एडमिनिस्ट्रेटिव प्रोसेस इन पार्टिसिपेशन है माथि लो त अर्को कर्मचारीले माथको कर्मचारीलाई सहभागितामूलक निर्णय प्रक्रिया सुनिश्चित गर्न वा कार्यशैलीको अभ्यास गर्न यो आफूमा भएको अधिकार र स्रोत साधन हस्तान्तरण गर्ने प्रक्रिया के हो डेलिगेसन हो डेलिगेसन कहाँबाट हुन्छ त भन्दा पार्लियामेन्टबाटै सुरु हुन्छ हाम्रो यो सिस्टममा गभर्नेन्स सिस्टममा हेऱ्यो भने चाहिँ Parliament's delegates power to make law to cabinet that is called legislative delegation hai athwa delegated legislation pratyajit vidhay despachi yo ke garcha ba mantri parishad le nirnay garera bibhe bhanau na yo nepal sarkar karya vibhajan niyamali anusar mantralay haru lai kaam tokieko huncha to cabinet bata ke bhayo delegate bhayo power karya sampadan के अरे कार्य विभाजन नियमावलीले तल डेलिगेट गर्यो अब मन्त्री आउने बित्तिकै मन्त्रीमा भएको कार्य विभाजन नियमावलीले दिएको अधिकार सचिवलाई प्रत्यायोजन गर्छ है सचिवलाई अधिकार प्रत्यायोजन गर्छ सचिवले फेरि सहसचिवहरूलाई अधिकार प्रत्यायोजन गर्छ महाशाखा प्रमुखहरूलाई होइन हो यसरी माथिबाट तलतर्फ के हुन्छ स्रोत शक्ति र अधिकार चाहिँ हस्तान्तरण गरिन्छ भने त्यसलाई चाहिँ डेलिगेसन भनेर भनिन्छ प्रशासनिक प्रक्रिया प्रणाली वा संयन्त्रमा माथिल्लो तहको अधिकारीले मातहतका कर्मचारीहरूलाई आफूमा रहेको अधिकार हस्तान्तरण गर्ने प्रक्रिया चाहिँ के हो डेलिगेसन हो डेलिगेसन खास गरिकन आफ्नो हाइरार्कीमा चेन अफ कमान्डमा माथिल्लोले तल्लोलाई गर्ने हो तर डेलिगेसन त्यो मात्रै हुँदैन कहिले कहीँ डेलिगेसन के हुन्छ त भने गोज बियोन्ड दि गभर्मेन्ट्स रेगुलर मसिनरी यो सरकारको नियमित संयन्त्रभन्दा बाहिर जान सक्छ मैले अस्ति नै पनि भनिहालेँ सरकारले गर्दै आएका काम मन्त्रालय विभागले गर्दै आएका काम हामीले अर्ध सरकारी अर्ध स्वायत्त निकाय गठन गरेर ऐनद्वारा वा कार्यकारी आदेशद्वारा गठन गरेर त्यो जिम्मा दिन्छौँ त्यो पनि डेलिगेसन हो है हामीले पढेको स्ट्याचुटरी बडिज आर इस्टाब्लिस फ्रम दि के भन्छ मोडल अफ डेलिगेसन अफ पावर शक्ति प्रत्यायोजनको अधिकार प्रत्यायोजनको ढाँचामा तिनीहरू पनि स्थापना गर्न सरकारले ऐनद्वारा त्यहाँ अधिकार दिएको उनीहरूलाई त्यस्तै गरिकन डेलिगेसन समटाइम क्यान बी फ्रम एन एजेन्सी टु अनदर एजेन्सी यो एउटा निकायले अर्को निकायलाई पनि पावर डेलिगेसन गर्न सक्छ अधिकार प्रत्यायोजन गर्न सक्छ त्यो भनेको चाहिँ अख्तियार प्रबन्धन आयोगले जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिने वा चाहिँ तपाईँले कुनै एउटा मन्त्रालयले उदाहरणका लागि यो चाहिँ भूकम्पपछिको हाम्रो पुनर्निर्माणको काम हामीले अहिले त आफ्नै इकाइ बनाएको छ अर्को मोडल के हुन सक्थ्यो त भन्दा स्थानीय तह स्थित प्राविधिक इकाइहरूलाई दिएर गराउन पनि सकिन्थ्यो होइन भनेपछि यो पहिला चाहिँ शान्ति मन्त्रालयले पुनर्निर्माण द्वन्द्वोत्तर पुनर्निर्माणको काम चाहिँ जिल्ला प्राविधिक कार्यालयलाई दिएको थियो त्यो चाहिँ स्थानीय विकास मन्त्रालय अन्तर्गत थियो यसरी एउटा एजेन्सीले अर्को एजेन्सीलाई पनि डेलिगेट गर्न सक्छ र विदिन अर्गनाइजेसन माथिल्लो हाइरार्कीबाट तल्लो तहका कर्मचारीलाई अधिकार दिन पनि सकिन्छ डेलिगेसन भनेको इट इज गिभिङ फङ्सन एन्ड पावर टु युज बाई लोअर लेभल बट डेलिगेसन नेभर ट्रान्सफर्स अकाउन्टेबिलिटी इट ओन्ली ह्यान्ड ओभर्स रेस्पोन्सिबिलिटी यसले जिम्मेवारी मात्रै हस्तान्तरण गर्छ उत्तरदायित्व हस्तान्तरण गर्दैन अकाउन्टेबिलिटी रिमेन्स इन दि हायर पोजिसन हु डेलिगेट्स पावर जसले शक्ति प्रत्यायोजन गर्ने हो उसैमा रहन्छ उत्तरदायित्व चाहिँ र डेलिगेसनमा तल्लो तहले निर्णय गर्न र आफूले दिएको अधिकार आफूले निर्णय गर्न प्रयोग गर्न सक्छ तथापि सामान्यतया निर्णय गर्दा पनि माथिल्लो तहलाई सोध्ने वा जानकारी गराउने चलन छ र अर्को कुरा चाहिँ डेलिगेटेड पावर क्यान बी विथड्रन एनी टाइम जुनसुकै बेला पनि त्यसलाई फिर्ता लिन सकिन्छ प्रत्यायोजित अधिकारलाई र अर्को प्रत्यायोजित अधिकारको पुनः प्रत्यायोजन हुँदैन एकचोटि प्रत्यायोजन गरेको अधिकार फेरि तल त्यो मान्छेले पनि अर्कोलाई प्रत्यायोजन गर्न सक्दैन ऐन कानुनले उसैलाई दिएको अधिकार मात्रै तल प्रत्यायोजित गर्न सक्छ प्रत्यायोजित अधिकार फेरि प्रत्यायोजित हुँदैन पुनः प्रत्यायोजित हुँदैन र कानुनले केही आधारभूत अधिकारहरू प्रत्यायोजन गर्न नमिल्ने गरी तोकेको हुन सक्छ जस्तो तपाईँले कुनै मान्छेलाई मुद्दाको फैसला गर्ने कुरा छ वा कुनै वित्तीय कारोबारमा तपाईँलाई नै तोकेको छ यतिभन्दा बढी तपाईँले मात्रै गर्न पाउनुहुन्छ भनेर होइन, वा कुनै मूल्याङ्कन जजमेन्ट गर्नुपर्ने अधिकार छ भने त्यस्ता कतिपय अधिकारहरू प्रत्यायोजन गर्न सकिँदैन है। र प्रत्यायोजन गर्ने कुरा प्राय गरी कानुनले नै तोकेको हुन्छ, जस्तो यस ऐनको कार्यान्वयनका लागि नेपाल सरकारले आवश्यकता अनुसार नियमावली निर्देशिका जारी गर्न सक्नेछ भन्छ, त्यही तोकियो है। अनि त्यस्तै गरिकन लोकसेवा आयोगले आफू आयोगका कुनै सदस्य वा आयोगका अधिकृत स्तरका कर्मचारीलाई आयोगको काम कर्तव्य र अधिकार मध्ये केही अधिकार प्रयोग गर्न सक्ने गरी प्रत्यायोजन गर्न सक्नेछ भनेर लेखा हुन्छ है। त्यो भनेको अफन द ल इटसेल्फ डिफाइन्स विच अथोरिटी क्यान बी डेलिगेटेड विच नट आर नट होइन, कुनलाई डेलिगेट गर्न सकिन्छ कुनलाई गर्न सकिँदैन भन्ने कुरा सामान्यतया तोकिएको हुन्छ। र ऐनले गर्न नमिल्ने भनेका अधिकारहरूको चाहिँ प्रत्यायोजन गर्न मिल्दैन, प्रत्यायोजित अधिकार प्रत्यायोजनकर्ताले जुनसुकै बखत पनि फिर्ता लिन सक्छ, एनी टाइम फिर्ता लिन सक्छ, त्यसको लागि उसमा रहेको अधिकार उसले दिएको अधिकार फिर्ता लिन सक्छ। र प्रत्यायोजन अधिकार प्रत्यायोजनको उत्तरदायित्व जाँदैन जिम्मेवारी भन्दै जान्छ भने त्यसले गरेको तल्लो तहले दिएको अधिकार प्रयोग गरेर गरेको कामको जस पनि प्रत्यायोजनकर्ताको अलिक अफन लिन्छ अनि त्यसपछि गएर त्यसको अब्जसको जे भागीदार पनि उयो हुनुपर्छ, जवाब उसले दिनुपर्छ, अधिकार पाएर काम गर्नेले त त्यो जिम्मेवारी निर्वाह गर्ने मात्रै हो। त्यसैले अधिकार प्रत्यायोजन गर्न सम्बन्ध पहिला कामको बाँडफाँड गरिन्छ अनि त्यो काम गर्न चाहिने अधिकार दिइन्छ र त्यसपछि उत्तरदायित्व र जिम्मेवारी माथि नै रहन्छ, त्यसको आधारमा सुपरभिजन गरिन्छ है। र अधिकार प्रत्यायोजन गर्दा केही सिद्धान्तमा आधारित भएर गर्नुपर्छ है, अधिकार र उत्तरदायित्व बीच सामञ्जस्यको सिद्धान्त भनेको चाहिँ के हो भनेदेखि अधिकार दिइरहँदाखेरि यो उत्तरदायित्व माथिल्लो तहमा रहने भए पनि त्यो तल्लो तहले प्रयोग गरेको अधिकारको उत्तरदायित्व कायम भइरहन्छ है, नेग्लिजेन्स हुँदैन है भन्ने कुराको सुनिश्चितता गरेर दिनुपर्नुहुन्छ, त्यसलाई चाहिँ अधिकार र उत्तरदायित्व बिच सामञ्जस्यको सिद्धान्त भन्छ। अर्को चाहिँ उत्तरदायित्व अविभाज्यताको सिद्धान्त है, उत्तरदायित्व अविभाज्यताको सिद्धान्त है, डिभिजिबिलिटी अफ अकाउन्टेबिलिटी है। त्यो भनेको के हो त भन्दा यो जिम्मेवारी मात्रै दिने हो, उत्तरदायित्व चाहिँ बाँडिँदैन, यसमा तल्लो तहलाई काम बाँडिए पनि उत्तरदायित्व बाँडिँदैन, माथि नै एक ठाउँमै रहन्छ भनेको यो चाहिँ है। आदेशको एकताको सिद्धान्त भनेको एउटा कर्मचारीले कुनै एकजना सुपरिवेक्षक वा माथिल्लो तहको अधिकारीबाट मात्रै अधिकार पाएर त्यो अधिकारको सम्बन्धमा ऊ त्यो हाकिमप्रति मात्रै उत्तरदायी हुनुपर्छ भनेको आदेशको एकताको सिद्धान्त। अर्को चाहिँ सोपानिक सिद्धान्त, यो हाइरार्कीमा अधिकार प्रत्यायोजन हुन्छ भनेको सोपानिक सिद्धान्त चाहिँ माथिबाट तल्लो तहमा अधिकार प्रत्यायोजन हुन्छ भनेर है। अब प्रत्यायोजन पूर्ण वा आंशिक हुन सक्छ, एउटा सिङ्गै कामको अधिकार दियो पूर्ण भयो, त्यसको केही खण्डको अधिकार दियो आंशिक भयो, सशर्त वा निशर्त प्रत्यायोजन हुन सक्छ कन्डिसन राखेर यो यो यो यो अवस्थामा यो गर्नु भनेर, वा चाहिँ निशर्त तिमीले यो काम गर भनेर विदाउट कन्डिसन दिन पनि सक्छ, औपचारिक लिखित रूपमा औपचारिक ढङ्गले दिन पनि सक्छ अधिकार प्रत्यायोजन, अनौपचारिक मौखिक रूपमा गर भनेर दिन पनि सक्छ, प्रत्यक्ष वा परोक्ष भनेको माथिल्लो निकायले आफू मातहतको चाहिँ निकायलाई औपचारिक ढङ्गले काम सँगै दियो भने प्रत्यक्ष हुने भयो होइन, तर चाहिँ यो काम गरेर लिएर आऊ तर डिसिसिभ रोल चाहिँ आफैले खेल्ने गरी काममा इन्भल्भ गरायो भने त्यो चाहिँ अप्रत्यक्ष हुने भयो होइन, अनि लिखित वा मौखिक हुन सक्छ भनेको रिटर्न रूपमा दिन पनि सकिन्छ, निर्देशनका रूपमा कहिले काहीँ मौखिक पनि दिन सकिन्छ अधिकार प्रत्यायोजन होइन। अब यसको महत्त्व अधिकार प्रत्यायोजनले चाहिँ के गर्छ त भन्दा माथिल्लो तहलाई निर्णय नीति निर्माण वा त्यो अनुगमन सुपरिवेक्षणमा मात्रै केन्द्रित हुने गरी कार्यबोझ कम गरिदिन्छ है, तल्लो तहमा सानातिना काम तल दिएर माथिल्लो तह चाहिँ स्ट्यान्डर्ड सेटिङ गर्ने अनि त्यसपछि रेगुलेट र मोनिटरिङ गर्ने पोलिसी बनाउने डिसिजन गर्ने काममा चुस्त दुरुस्त ढङ्गले लाग्न सक्छ, तल्लो तहमा क्षमता र विश्वासको वृद्धि गर्छ, तपाईँलाई अहिले अधिकार दियो भने त्यसको अभ्यास गर्दा तपाईँको क्षमता बढ्नेको, अर्को चाहिँ तपाईँप्रति माथिल्लो तहको विश्वास पनि बढ्ने भयो, तपाईँमा आत्मविश्वास पनि बढ्ने भयो, मलाई यस्तो काम दियो हाकिमले भनेर योर लेभल अफ कन्फिडेन्स विल गोज अप, योग्यता र क्षमता अनुसारको कामको बाँडफाँड हुन्छ। अधिकार प्रत्याजन गर्दाखेरि जो सक्षम हुन्छ त्यसलाई दिनुपर्छ है। अनि त्यो कारणले गर्दाखेरि द लिडर विल फाइन्ड आउट हु इज कम्पिटेन्ट फर डुइङ वाट, देन द जब विल बी डिभाइडेड एप्रोप्रिएटली बेस्ड अन द क्यापासिटी एन्ड कम्पिटेन्सी अफ द इन्डिभिजुअल। व्यक्तिको क्षमता र योग्यता अनुसार काम बाँडफाँड हुने हुन्छ। निर्भयता र कार्य सम्पादनमा शीघ्रता हासिल हुन्छ। देयर विल बी इकोनोमी एन्ड यो के भन्छ फास्ट फास्टर पर्फर्मेन्स होइन, यो कार्य सम्पादनमा शीघ्रता हुने भयो र मितव्ययता हुने भयो। खास परिस्थितिको सहज सामना गर्न सकिन्छ यसबाट है, अथवा यो एउटैले मात्रै सबै कुरा गर्दाखेरि इफ यु डु हेभ अ स्पेसल कन्डिसन अर क्राइसिस अर इमर्जेन्सी त्यो बेलामा कठिन हुन्छ। त्यसैले काम तल्लो तहमा दिनाले खास परिस्थितिको सहजै सामना गर्न सकिन्छ। अधीनस्थ कर्मचारीहरूको सङ्गठन प्रतिको अपनत्व आफ्नोपना लगाव झुकाव बढ्ने हुन्छ। मातहतका कर्मचारीले सङ्गठनले मलाई रेकग्नाइज गराएको छ, भ्यालु दिएको छ, काम दिएको छ भनेर अपनत्व हुन्छ। त्यस्तै गरिकन सबै कर्मचारीहरूलाई जिम्मेवारी बोध पनि गराउँछ यसले, अनि कर्मचारीको निर्णय गर्ने क्षमता अभिवृद्धि गराउँछ। डिसिसिभ पावर डिसिसिभ क्यापासिटी बढाउने भयो। सुपरिवेक्षण निरीक्षण समन्वयमा प्रभावकारिता ल्याउँछ डेलिगेसनले, किनभने माथिल्लो त खालि हुनेको त्यसपछि उसले राम्रोसँग निरीक्षण गर्ने सुपरिवेक्षण गर्ने समन्वय गर्ने मौका पाउने भयो। एउटा त डेलिगेसन अफ पावर इम्प्रुभ्स द रिलेसन बिट्विन सुपरभाइजर एन्ड सबअर्डिनेट होइन, यिनीहरूको सम्बन्ध पनि विस्तार गर्छ र कर्मचारीमा कार्य सन्तुष्टि आत्मसन्तुष्टि जब सेटिस्फ्याक्सन र सेल्फ सेटिस्फ्याक्सन पनि बढाउँछ यसले गर्दा। यदि जिम्मेवार पूर्ण भएर काम गर्न पाइयो भने दि जब सेटिस्फ्याक्सन अफ इम्प्लोइ विल बी बेटर। यस्ता खालका यसका चाहिँ फाइदाहरू हुन्छन्, तर कतिपय सीमाहरू हुन्छन्। डेलिगेसनका सीमा भनेको के हो त लिमिटेसन अफ डेलिगेसन भन्दा नीतिगत र राजनीतिक कुराहरू डेलिगेसन हुँदैन। पोलिसी लेभल फङ्सन र पोलिटिकल फङ्सन चाहिँ डेलिगेट हुँदैन। एउटा नीतिगत र राजनीतिक विषयहरू, बजेट निर्माण र कार्यान्वयन सम्बन्धी कुराहरू, इफ यु डु हेभ राइट टु अथवा अथोरिटी टु डिसाइड अन बजेट एन्ड इम्प्लिमेन्टेसन भनेको चेक काट्ने यो खर्च गर्ने अधिकार, त्यो पनि हामीले प्रत्यायोजन गर्न सक्दैनौँ। महत्त्वपूर्ण कर्मचारीहरूको नियुक्ति छ भने कसले नियुक्ति दिने भनेको छ त्यसैले गर्नुपर्छ, यो अरूले गर्न सक्दैन। महत्त्वपूर्ण कर्मचारीहरूको नियुक्तिको विषय होइन। अनि त्यस्तै गरिकन निरीक्षण सुपरिवेक्षण नियन्त्रण गर्ने अधिकार, इफ यु आर सुपरभाइजर अर्कोलाई लग्यो मेरो कर्मचारीको सुपरभिजन गर्दै भन्न पाउनुहुन्न। निरीक्षण नियन्त्रण गर्ने पनि, नीति नियम विनियम आदि बनाउने अधिकार, जसलाई त्यो बनाउने अधिकार छ उसले बनाउनुपर्छ। नीति एवं कार्यक्रममा हेरफेर थपघट संशोधन गर्ने अधिकार, इफ यु वान्ट टु चेन्ज यर प्रोग्राम चेन्ज यर पोलिसी, त्यो पनि त्यो अधिकार पनि डेलिगेट हुँदैन। बजेट सिलिङ र मार्गदर्शन सम्बन्धी थपघट संशोधन गर्ने अधिकार, बजेट बनाउँदा सिलिङ तोकिएको छ मार्गदर्शन फिक्स भएर आएको छ भने त्यसमा थपघट गर्ने अधिकार पनि जसले हो त्यही अर्थ मन्त्रालय योजना आयोग बाहेक अरू कसैले गर्न सक्दैन। एउटा चाहिँ विवादको सुनवाई गरेर पुनरावलोकन गर्ने अधिकार पनि, पुनरावेदन सुन्ने अधिकार है, पुनरावेदन सुन्ने अधिकार पनि, ग्रिभेन्स ह्यान्डलिङ गुनासो सुन्ने अधिकारी जसलाई तोक्या छ उसैले सुन्नुपर्छ, र पुनरावेदन एक ठाउँमा ग्रिभेन्स ह्यान्डलिङ भएको अर्को ठाउँमा पुनरावेदन गर्दाखेरि त्यो हेर्ने अधिकार पनि प्रत्यायोजन हुँदैन, र कानुनले प्रत्यायोजन गर्न नमिल्ने भनेर तोकेका अधिकार चाहिँ प्रत्यायोजन हुँदैन। यसरी प्रत्यायोजन गर्न नमिल्ने जुन जुन विषयहरू छन् तिनी नै के हो अधिकार प्रत्यायोजनका सीमाहरू हुन् भनेर हामीले बुझ्नुपर्छ। यसरी यो अधिकार प्रत्यायोजन, अब नेपालमा अधिकार प्रत्यायोजनको कुरा गर्ने हो भनेदेखि चाहिँ हामीले नेपाल सरकार कार्य विभाजन नियमावलीद्वारा विभिन्न सङ्गठनलाई अधिकार प्राप्त भएको छ होइन। संसदबाटै सुरु गरेको छ डकुमेन्ट भने संसदले प्रत्यायोजित विधायन अन्तर्गत हरेक ऐन पास गर्दाखेरि सरकारलाई नियमावली बनाउने निर्देशिका बनाउने अधिकार प्रत्यायोजन गर्छ। त्यसपछि नेपाल सरकारले कार्य विभाजन नियमावलीद्वारा विभिन्न विभागहरूलाई अथवा मन्त्रालयहरूलाई अधिकार प्रत्यायोजन गर्छ। त्यस्तै गरिकन यो कार्य सम्पादन नियमावली बमोजिम मन्त्रीले सचिवलाई चाहिँ कार्य विभाजन नियमावली र कार्य सम्पादन नियमावली दुईटा हुन्छ, कार्य सम्पादन न्यायले गोप्य हुन्छ, कार्य विभाजन न्यायले चाहिँ अलमोस्ट ओपन हुन्छ सबैले गर्न पाउने गरी। कार्य सम्पादन न्यायले बमोजिम मन्त्रीले सचिवलाई अधिकार प्रत्यायोजन गर्न सक्ने व्यवस्था छ भने सचिवले मातहतका अधिकृतहरूलाई अधिकार प्रत्यायोजन गर्ने चलन छ। विभिन्न ऐनले उक्त ऐनद्वारा प्रदत्त अधिकार प्रत्यायोजन हुने व्यवस्था गर्छ। अघि मैले लोकसेवा आयोगको कुरा गरेँ, ऐनको अथवा अरू ऐनले भ्रष्टाचार निवारण ऐन नै हेऱ्यो भने पनि होइन, मुद्दा मामिला हेर्ने न्यायिक अधिकार प्रत्यायोजन नहुने भनेर हाम्रो कानुनी व्यवस्था छ भने प्रत्यायोजन विधानको सिद्धान्त अनुरूप सङ्घीय संसदले प्रत्यायोजन गरेको अधिकार प्रयोग गरी मन्त्री परिषद नियमावली त माथि नै आयो। सो दिज आर द प्रोभिजन अफ डेलिगेसन। अनि कहिलेकाहीँ हामी कहाँ यसमा नआएको कुरा, अघि मैले भनेको कुरा, यो ऐनद्वारा वा चाहिँ यो कार्यकारी आदेशद्वारा मन्त्री परिषदले सरकारले गरिराखेका काम अर्ध सरकारी अर्ध स्वायत्त निकायलाई प्रत्यायोजन गरेर काम गर्नेछ। यो एउटा पोइन्ट त्यहाँ छैन, यो एडमिनिस्ट्रेटिभ सन्दर्भमा मात्र लेखेको हुँदा ठिकै राख्नुहोस्। ऐनद्वारा वा कार्यकारी आदेशद्वारा नेपाल सरकारले अर्ध सरकारी अर्ध स्वायत्त निकायलाई सरकारले गर्ने काम प्रत्यायोजन गरेर सेवा प्रवाहको प्रबन्ध गर्छ अथवा अधिकार प्रत्यायोजन गर्छ ऐनद्वारा वा कार्यकारी आदेशद्वारा होइन। त्यसैले ती स्टाचुटरी बडिजहरू भाव बुझेर लेख्नु न सबै किन लेख्नु पऱ्यो, यो त तपाईँहरूलाई त कन्ठै हुनु पर्यो। सेन्ट्रलाइजेसनमा पनि पढाएको छ मैले होइन, अस्ति स्टाचुटरी बडिजको पनि पढाएँ मैले, अस्ति अस्ति छलफल गर्दा नेक्स्ट स्टेट एजेन्सी एजेन्सिफिकेसन होइन, क्वासी मार्केटाइजेसन त्यस्तो कुराहरू गरेँ। सो यो चाहिँ सरकारले गरिराखेका काम ऐनद्वारा वा कार्यकारी आदेशद्वारा अर्ध सरकारी अर्ध स्वायत्त निकाय स्थापना गरेर गराउने व्यवस्था छ। अर्ध सरकारी अर्ध स्वायत्त निकाय स्थापना गरेर गराउने व्यवस्था छ, त्यो पनि डेलिगेसन हो। र अर्को हाम्रो डेलिगेसन के छ भने एउटा सरकारी निकायले अर्को सरकारी निकाय मार्फत काम गराउने पनि छ होइन, लाई अधिकार प्रत्यायोजन गर्ने पनि छ। एउटा सरकारी निकायले अर्को सरकारी निकाय जस्तो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालयलाई है, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालयलाई, यो दुईवटा मुद्दा यहाँ रहिरहन्छ। ओके, देन वाट आर द प्रब्लम, हामी कहाँ हुनलाई यो अधिकार प्रत्यायोजनको व्यवस्था भए पनि हामीले समस्या छ, डेलिगेसनको प्रभावकारी प्रयोग भएको छैन। के समस्या छन् त भन्दा, सबभन्दा पहिला वी डोन्ट वान्ट टु डेलिगेट द पावर द्याट वी ह्याभ, हामीसँग भएको अधिकारलाई हामी प्रत्यायोजन गर्नै चाहँदैन, यानि कि अधिकार प्रत्यायोजन गर्नै नचाहने प्रकृति छ। द लिडरसिप हायर पोजिसन अथोरिटी दे डोन्ट वान्ट टु डेलिगेट पावर, दे डोन्ट ह्याभ एटिट्युड अफ डेलिगेटिङ पावर, त्यसैले अधिकार प्रत्यायोजन गर्ने चाहना छैन, रुचि छैन, उनीहरू त्यो नगर्ने गर्न नचाहने अधिक प्रवृत्ति हावी छ। प्रत्यायोजित अधिकारको प्रयोग गर्न हिचकिचाउने चलन छ है, तल्लो तहले पनि अधिकार पाउँछ तर प्रयोग गर्न डराउँछ, प्रयोगै गर्दैन है, प्रयोग नगर्ने अधिकार दिनुको के अर्थ भन्दा, त्यसैले प्रत्यायोजित अधिकारको प्रयोग गर्न हिचकिचाउने प्रवृत्ति पनि छ। दे डु नट वान्ट टु युज द पावर दे हैव बीन डेलिगेटेड बाइ। अर्को चाहिँ राजनीति र प्रशासन बीचको क्षेत्राधिकारमा अस्पष्टता र द्वन्द्वयुक्त सम्बन्ध छ, द्वन्द्वात्मक सम्बन्ध छ। देयर इज अनक्लारिटी इन द स्कोप अफ पोलिटिक्स एन्ड एडमिनिस्ट्रेसन एन्ड द रिलेसन बिट्विन देम इज कन्फ्लिक्टिङ वान। राजनीति र प्रशासन बीचको क्षेत्राधिकारमा अस्पष्टता र त्यसपछि गएर उनीहरूका बीचमा असल सम्बन्धको कमी, द्वन्द्वात्मक सम्बन्ध छ, त्यसले पनि अधिकार प्रत्यायोजन प्रभावकारी छैन। अधिकार प्रत्यायोजनमा एकरूपता र निरन्तरता छैन, कसैले धेरै अधिकार दिएको हुन्छ कुनै हाकिमले तल्लो तहलाई सबै, कसैले अधिकारै दिँदैन होइन, सबै आफूमा राखिराखे हुन्छ। अनि एउटा हाकिम हुँदा दिएको हुन्छ अर्को हाकिम खोज्छ, भनेपछि यसमा एकरूपता पनि छैन निरन्तरता पनि छैन, जसले गर्दा सेवा प्रवाह वा काम निर्णय प्रक्रिया प्रभावित हुन्छ। प्रत्यायोजित तहका कर्मचारीहरूमा क्षमताको अभाव छ, गिभ देम पावर बट दे कान्ट युज इट, अधिकार दिएर के भन्नुहुन्छ, प्रयोग गर्न सक्दैन, क्षमताको अभाव छ। प्रत्यायोजित अधिकारको प्रयोग गर्ने कर्मचारीको क्षमता विकास गर्न सकिएको छैन, दे डु ल्याक क्यापासिटी टु युज द डेलिगेटेड पावर, तल ढङ्गले अधिकार प्रत्यायोजन गर्ने प्रवृत्ति छ। अहिले हाम्रो धेरै जसो कार्यविधि निर्देशिका कार्ययोजनाहरू यो अधिकार प्रत्यायोजनको दुरुपयोग गरेर के ऐनले चाहिँ अधिकार प्रत्यायोजन गर्न सक्छ नेपाल सरकारलाई वा मन्त्रालयलाई गर्न सक्छ, तर नियमावलीले यो नियमावली बमोजिम आवश्यक अनुसार निर्देशिका कार्यविधि बनाउन मन्त्रालयले सक्नेछ भनेर यावत धेरै सयौँको सङ्ख्यामा कार्यविधिहरू भनेका छन्। त्यो चाहिँ दुरुपयोग हो अधिकार भन्दा डेलिगेटेड पावर कान्ट बी रि डेलिगेटेड भनेको त्यत्रो सिद्धान्त विपरीत हो। अहिले चाहिँ यो विधान समितिले यसको हेरेर अनि अध्ययन गरेर तिनीहरूलाई कि खारेज गर्ने कि चाहिँ नियावलीमै त्यो सबै कुरा राख्ने कि ऐनमै निर्देशिका बनाउन पाउने भनेर लेखेकोमा मात्रै बनाउन पाउने भन्ने छ। अर्को तल पनि कुनै अधिकारले दिएको अधिकार पनि तल्लो तहले मिसयुज गरेको पनि धेरै छ, त्यसैले प्रत्यायोजित अधिकारको दुरुपयोग वा गलत प्रयोग हुने गरेको छ। अनि अर्को चाहिँ कार्यचाप कर्तव्य र प्रत्यायोजित अधिकार बीच गरी सम्पत्ति छ। यो व्यक्तिले कति काम गर्नुपर्छ त्यो काम गर्नुसँग पर्याप्त अधिकार नहुँदाखेरि अब उसले समयमै निर्णय गर्न सक्दैन, सेवाग्राही पार पाउँदैछ। त्यसैले वेयर देयर इज हाई बर्डन अफ जब देयर इज लेस अथोरिटी डेलिगेटेड, त्यो जहाँ कामको बोझ अधिक छ त्यहाँ कम जिम्मेवारी वा अधिकार प्रत्यायोजन भएको छ। त्यसैले अधिकार प्रत्यायोजन र कामको बोझका बिचमा तालमेलता नहुँदा सेवा प्रभाव परेको छ। किनभने इफ यु डु नट ह्याभ अथोरिटी देन यु कान्ट मेक डिसिजन, इफ यु कान्ट मेक डिसिजन देन यु कान्ट डेलिभर द सर्भिसेस अन टाइम, द्याट मिन्स द कस्टमर विल बी एफेक्टेड इमिडिएटली। त्यस्तो खालको पर्याप्त अधिकार दिइएको छैन भनेको छ, होइन प्रत्यायोजन नगर्दाखेरि काम भएको छैन। अर्को चाहिँ अधिकार प्रत्यायोजन अधिकार प्राप्त व्यक्तिको स्वविवेकमा निर्भर भनेको दिन उसले चाहे दिन दिन सक्यो, नचाहे नदिन सक्यो, त्यसले गर्दा धेरैले चाहँदैन तपाईँसँग भएको अधिकारहरूकोलाई दिन खासै चाहनुहुन्न। अधिकार प्रत्यायोजन मात्रै गरेर हुँदैन, समन्वय र सञ्चार प्रभावकारी छैन भने त्यसको प्रयोग हुँदैन। त्यसैले प्रत्यायोजन अधिकार प्रयोगका लागि प्रभावकारी समन्वय र सञ्चारको अभाव, lack of effective communication and coordination to implement the or to practice the authority that is delegated. Hena yesto khalko samasya haru chan hai ya maile sujhav ko kura lekhta chu. Aba nikshepan bhaneko ta ke ho, athawa devolution, devolution bhaneko chai khas gari yo rajnitik kura ho. Devolution is a process of transferring political, administrative and financial authority or power from upper level to local level elected agency in a governance system, in a political system. कुनै राजनीतिक प्रणाली कुनै शासकीय पद्धतिमा है शासकीय पद्धति र माथिल्लो तहको सरकारले अथवा केन्द्रको सरकारले हेर्नु केन्द्रको सरकारले ऐनद्वारा राजनीतिक प्रशासनिक र वित्तीय अधिकार तल्लो तहका अथवा स्थानीय तहका निर्वाचित निकायलाई हस्तान्तरण गर्ने प्रक्रियामा के भन्दा रहेछौँ डिभोल्युसन। अब डिभोल्युसनमा तिनटै अधिकार जाँदो रहेछ, राजनैतिक अधिकार पनि, प्रशासनिक अधिकार पनि र वित्तीय अधिकार पनि। यो माथिल्लो राजनीतिक तहले तल्लोलाई खास गरी केन्द्रले स्थानीय निर्वाचित निकायलाई गर्दो रहेछ डिभोल्युसन, र डिभोल्युसन ऐनद्वारा मात्रै हुँदो रहेछ है, ऐन बनाएर मात्रै डिभोल्युसन गर्न सकिँदो रहेछ। र डिभोल्युसन भएको ठाउँमा चाहिँ उत्तरदायित्व पनि जान्छ तलै है, दे आर अकाउन्टेबल, किनभने ऐनभित्र रहेर दे सुड बी अकाउन्टेबल बाई देम सेल्फ, माथिको त अकाउन्टेबल हुँदैन, जहाँ अधिकार जान्छ त्यही अकाउन्टेबल हुन्छ। दे दे हाव डिसिजन अटोनोमी, निर्णयमा स्वायत्तता हुन्छ र उनीहरू चाहिँ स्वायत्त इकाइका रूपमा आफ्नो निर्णय आफैले गर्ने, आफ्नो व्यवस्थापन आफैले गर्ने, सेल्फ डिसिजन मेकिङ, सेल्फ म्यानेजमेन्ट र सेल्फ कन्ट्रोल, आफ्नो नियन्त्रण पनि आफैले गर्ने हैसियत प्राप्त गरेका हुन्छ। इन डेलिगेसन दि लोकल्ली इलेक्टेड बडिज विल ह्याभ स्टाटस अफ सेल्फ डिसिजन मेकिङ, सेल्फ म्यानेजमेन्ट एन्ड सेल्फ कन्ट्रोल बाई युजिङ दि पावर द्याट इज transferred by central government by an act, and the power will be the composite of political, administrative and financial. Hey, tintai adhikar payera uniharu ma testo swayatta huncha ani tela chai hami nikshepan bhanchau, hamile sthaniya swayatta shasan ain huncha ni tes marfat nikshepan ko abhyas gareka thiyau, aile sanghiyata lai pani some sense devolution nai bhanincha, aile hamro sthaniya sarkar sanchalan ain cha, तर हाम्रो संविधानले अनुसूची छमा प्रदेशलाई अनुसूची आठमा स्थानीय तल अधिकार विक्षेपण गरेको छ। साझा अधिकार द्याट इज नट डिभल्भ पावर, बट त्यो केन्द्रकै अनुसार केन्द्रसँगै मिलेर प्रयोग गर्नुपर्छ, तर अनुसूचित चार अनुसूचित आठ चाहिँ कन्स्टिट्युसनली गिभन्ड पावर टु लोकल एन्ड प्रोभिन्सियल गभर्मेन्ट एन्ड दिस पावर इन्क्लुड पोलिटिकल एडमिनिस्ट्रेटिभ एन्ड फाइनान्सियल पावर तिनै किसिमको बट द लिगल पावर रिमेन्स एट द सेन्टर किनभने प्रायः जुडिसियरी पावर चाहिँ डिभल्युसन हुँदैन है न्यायिक शक्ति चाहिँ स्थानीय तहमा भएको न्यायिक समिति भनेको दिस इज नट ए परफेक्टली जुडिसियल ब्रान्च अफ गभर्मेन्ट दिस इज ए काइन्ड अफ के भन्छ यो मेडिएसन होइन अथवा दिस इज ए काइन्ड अफ यो मध्यस्थकर्ता टाइपको वा चाहिँ क्वासी जुडिसियल टाइपको होइन अर्ध न्यायिक खालको हो अथवा यसको कुनै पनि निर्णय चाहिँ फाइनल हुँदैन त्यो उपर जनतालाई लागेको बेलामा अदालत जान सकिहाल्छ तर सानातिना मुद्दाहरू सानातिना विषयहरू त्यही मिलोस् मिलाउन् भन्ने हिसाबले त्यो राखेको अदालतमा मुद्दाको चाप घटोस् भन्ने हिसाबले राखेको उहाँले होइन सो यसरी तिन किसिमको अधिकार तल अहिले संविधानले दिएको पनि त्यही नै हो हामी कहाँ अधिकार निक्षेपणको सम्बन्धमा संघीयताको व्यवस्थाहरूलाई नै हामीले चाहिँ बुझ्नुपर्ने हुन्छ अब तर यो निक्षेपण खास गरिकन डिसेन्ट्रलाइज्ड गभर्नेन्स सिस्टम विकेन्द्रीकृत शासकीय प्रणालीलाई अभ्यास गर्न यसको प्रयोग हुने हो निक्षेपण विकेन्द्रीकरणको उच्चतम अवस्था हो होइन तर अब यो निक्षेपणलाई हामीले प्रभावकारी रूपले कार्यान्वयन गर्न सकेनौँ भनेदेखि चाहिँ के हुन्छ त भन्दाखेरि नेसनल युनिटी इन्टिग्रिटी होइन अनि सोभरनिटी नेसनल इन्ट्रेस्ट अनि सोसल कल्चरल कोहिसन यिनीहरूमा प्रभाव पर्न सक्छ रिजनल इम्ब्यालेन्स इन डेभलपमेन्ट हुन सक्छ माइक्रो इकोनोमिक इन्स्टेबिलिटी देखा पर्न पनि सक्छ अनि अन्तर सरकारी इकाइहरूका बिचमा कन्फ्लिक्ट रिसोर्सको युज पावरको प्र्याक्टिस अथवा सिमाना जस्ता विषयमा हुनसक्छ यस्ता खालका लिमिटेसनहरू पनि हुन्छन् डेभलपमेन्टका जुन हामीले सङ्घीयताका सीमा विकेन्द्रीकरणका सीमा अथवा नकारात्मक पक्ष भनेर पढेकै छौँ नेपालमा संविधानले सङ्घीय शासन प्रणाली तीन तह अनुसूची छ र आठमा अधिकार अनि 753 स्थानीय तह तिनको गठन र स्थानीय सरकार सञ्चालन ऐन मार्फत तिनीहरूले काम गरिराखेको अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐनले र संविधानको धारा 59 र 60 राजस्व बाँडफाँडको आधार र वित्तीय हस्तान्तरणको मोडालिटी तय गरे अनुरूप वित्तीय अधिकार वित्तीय विकेन्द्रीकरण अथवा वित्तीय निक्षेपण भएर यो निक्षेपण प्रणालीको अभ्यास भइराखेको भए तापनि व्यवहार प्रब्लम केही समस्याहरू छन् हामी कहाँ होइन जस्तो अब हामी कहाँ के समस्या छन् त त्यस्ता भन्दाखेरि चाहिँ वी ल्याक एडिक्वेट लिगल फ्रेमवर्क पर्याप्त कानुनी आधारको अभाव छ कानुनी ढाँचाको अभाव छ स्थानीय तह प्रदेशले कसरी काम गर्ने भन्ने सम्बन्धमा थुप्रै कानुनहरू बनाउनु पर्ने छ ती कानुनहरू नहुँदाखेरि निक्षेपणको प्रभावकारी अभ्यास भएको छैन लोकल गभर्मेन्ट्स ल्याक एडिक्वेट कपेसिटी यो पर्याप्त क्षमताको पनि अभाव छ स्थानीय सरकारसँग संरचना छैन जनशक्ति छैन अनि त्यसपछि गएर तपाईँ यो क्यापेसिटी यो स्किल नलेज एक्सपर्टिज छैन लजिस्टिक छैन होइन त्यो कारणले गर्दा क्षमता कमजोर छ अर्को चाहिँ के छ त भन्दाखेरि भेरी हार्ड पुअर फाइनान्सियल कम्पिटेन्सी फिजिकल कम्पिटेन्सी कमसल वित्तीय सक्षमता उनीहरूको वित्तीय क्षमता कमजोर छ वित्तीय क्षमता भनेको रेभिन्यू कलेक्सन रेभिन्यूका को स्कोप होइन अनि त्यसपछि गएर रेभिन्यू मोबिलाइजेसन खर्च गर्ने क्षमता यो सबै वित्तीय क्षमता कमजोर छ केन्द्रमा बढी निर्भर हुनुपर्छ कामलाई चाहिने पर्याप्त रिसोर्स हामी जुटाउन त्यसको वस्तुगत वैज्ञानिक निष्पक्ष खर्च गर्न सक्दैन त्यसैले फिजिकल कम्पिटेन्सी फाइनान्सियल कम्पिटेन्सी एउटा अर्को चाहिँ के पनि छ त भन्दाखेरि चाहिँ हामी कहाँ अहिले यो जुन स्थानीय तहहरूको प्रदेश र सङ्घसँगको सम्बन्ध र स्थानीय तह बिचको सम्बन्धमा द्वन्द सृजना हुने र हुन सुरु गरेको देखिन्छ त्यसैले अन्तर तह र अन्तर इकाइ द्वन्दको सम्भावना छ अनि ती द्वन्द समाधानका इफेक्टिभ मेकानिजमहरू छैन प्रभावकारी संयन्त्रहरू छैनन् यदि द्वन्द सृजना भयो भने हाउ टु ट्याकल द्याट कन्फ्लिक्ट इमिडिएटली बाई इफेक्टिभ मेकानिजम अर्को चाहिँ के छ त भन्दा देयर इज अनक्लारिटी इन tons of relationship between local government, provincial government and federal government. स्थानीय प्रादेशिक र केन्द्रीय सरकारका प्रशासनिक संरचनाका बीचमा राजनीतिक संरचनाका बीचमा कस्तो सम्बन्ध हुने भन्ने कुरामा स्पष्टताको अभाव छ होइन. त्यो खालि सिद्धान्त डिफाइन गरेर छ सह अस्तित्व सहकारिता समन्वय पारस्परिक सहयोग यी सिद्धान्तमा आधारित भइरहेको छ तर यो कस्तो हुने कसरी ती सिद्धान्त मेन्टेन गर्ने सम्बन्धमा भन्ने कुराको क्लारिटी पनि छैन. त्यसले गर्दाखेरि पनि डिभल्युसनमा समस्या छ एउटा. अर्को चाहिँ दि एडमिनिस्ट्रेटिभ रिस्ट्रक्चरिङ एन्ड देन एडजस्टमेन्ट अफ सिभिल सर्भेन्ट्स होइन प्रशासनिक पुनर्संरचना र कर्मचारीहरूको समायोजन जुन छ त्यो विवाद रहित ढङ्गले त्यसको दिगो समाधान गर्न सकिएको छ. प्रशासनिक पुनर्संरचना गर्ने र कर्मचारी समायोजन गर्ने कुरालाई विवाद रहित ढङ्गले टुङ्गोमा पुर्याउन सकिएको छैन समाधान दिगो समाधान गर्न सकिएको छैन. यो पनि के छ प्रब्लम छ. अर्को चाहिँ लोकल गभर्मेन्ट्स कोलाबोरेसन एन्ड पार्टनरसिप विथ प्राइभेट सेक्टर नन गभर्मेन्ट सेक्टर कम्युनिटी होइन स्थानीय सरकारको त्यहाँको निजी क्षेत्र गैर सरकारी क्षेत्र समुदायसँगको साझेदारी पनि कमजोर छ. विदाउट पार्टनरसिप एन्ड कोलाबोरेसन डेभलपमेन्ट अथवा यो डिभल्युसनको सही अभ्यास हुन सक्दैन सही अभ्यास हुन्छ. अर्को डिभल्युसनमा के प्रब्लम छ त भन्दा दि लिडरसिप एट सेन्टर ह्याभ दि सेन्ट्रलाइज्ड mentality, attitude, and they are reluctant to transfer power. They are holding it since long time back. केन्द्रमा रहेको नेतृत्वमा केन्द्रीकृत मानसिकता छ र युगौँदेखि आफूले होल्ड गरिराखेको आफूमा रहेको अधिकार तल्लो तहमा दिनै यिनीहरू चाहँदैनन्. केन्द्रीय स्तरको नेताहरूमा इच्छा शक्ति र तत्परताको कमी छ अधिकार तल दिन तत्परताको कमी छ. देन इज क्राइसिस अफ कन्फिडेन्स क्राइसिस अफ ट्रस्ट विश्वासको सङ्कट छ. दे थिङ्क द्याट लोकल गभर्मेन्ट क्यान नट युज द अथोरिटी इफ द्याट इज गिभन टु देम. उनीहरूलाई अधिकार दियो भने प्रयोग गर्न सक्दैनन् यिनीहरू कमजोर छन् भनेर उनीहरूप्रतिको विश्वासको कमी छ क्राइसिस अफ कन्फिडेन्स छ अथवा ट्रस्टको क्राइसिस छ. त्यो कारणले गर्दाखेरि यो सङ्घीयता अथवा डिभल्युसन कारणमा समस्या छ. यसरी हामीले हेर्नुपर्ने हुन्छ डिभल्युसन. अब डिभल्युसन पछि चाहिँ सुपरिवेक्षण भन्ने छ. सुपरभिजन भनेको चाहिँ के हो त भन्दा कहिलेकाहीँ हामी अधिकार प्रत्यायोजन अघि मैले रेस्पोन्सिबिलिटी अकाउन्टेबिलिटी होइन त्यसको कहिलेकाहीँ जाँचमा आउँछ नि रेस्पोन्सिबिलिटी एन्ड अकाउन्टेबिलिटी बिचको फरक भनेर पनि आउँछ होइन. त्यो त्यसमा अलिकति क्लियर गर्न खोजेको थिएँ. रेस्पोन्सिबिलिटी भनेको इन्टिक्योर अब्लिगेसन अफ डिस्चार्जिङ ड्युटी द्याट इज असाइन टु यु. तपाईँलाई जिम्मा दिएको काम पुरा गर्नु सम्पादन गर्नुपर्ने तपाईँको कर्तव्य तपाईँको दायित्व त्यो चाहिँ के हो रेस्पोन्सिबिलिटी हो. आई गिभ यु सम वर्क then if you do that in time in the defined quality by using the allocated resources in a given standard tokyo mapdandama tokyo ke samay ma tapaile dieko srot sadhan ko sima bhitra rahera tapaile dieko kaam imandari purvak garnu bhayo natija nikalnu bhayo bhane you became responsible but you should not answer hai tesko jawab chai tapaile dinu parcha tesele responsibility bhaneko obligation of discharging duty by an individual in the assigned task that is given to him or her. त्यसलाई चाहिँ हामी रेस्पोन्सिबिलिटी भन्छौँ जसमा उत्तर दिनुपर्ने दायित्व जवाब दिइराख्नु पर्दैन काम गरे. अनि अकाउन्टेबिलिटी भनेको के हो त भन्दा इट इज योर अब्लिगेसन अफ आन्सरिङ ओर रेस्पोन्डिङ दि क्वाइरिज ओर क्वेसन द्याट इज आस्क टु यु अबाउट द युज अफ पावर एन्ड रिसोर्सेस द्याट यु डु ह्याभ है about your action or inaction, about your decision, about your activities in terms of using power that you have got. तपाईँले प्राप्त गरेको शक्ति स्रोतलाई प्रयोग गरेर तपाईले गरेका निर्णय काम कारबाही आदिका बारेमा सरकारवालाले किन कसरी भनेर प्रश्न गर्दाखेरि उनीहरूलाई स्पष्ट जवाब दिनुपर्ने, उनीहरूको चित्त बुझाउनु पर्ने दायित्व छ, के हो? उत्तरदायित्व, होइन उत्तरदायित्व। त्यसैले उत्तर दिने दायित्व उत्तरदायित्व, काम पनि गर्नु पर्यो, त्यसको जवाब पनि दिनु पर्यो। यु सुड हेभ लजिक, यु सुड हेभ रेसनल अफ एभ्री एक्टिभिटी, एभ्री डिसिजन यु हेभ मेड। तपाईँले गरेको निर्णयको कारण हुनु पर्यो, त्यसको स्पष्टीकरण हुनु पर्यो, होइन तर्क हुनु पर्यो, आधार हुनु पर्यो, र त्यो कुरो बुझाउनु पर्यो, त्यसलाई चाहिँ अकाउन्टेबिलिटी भन्नुभयो। त्यसैले हु हेज डिसिसिभ पावर विल हेभ अकाउन्टेबिलिटी, एन्ड हु डज नट पोसेस डिसिसिभ पावर वर्क्स ओन्ली एज एन इम्प्लिमेन्टर हेभ रेस्पोन्सिबिलिटी। है, जोसँग निर्णय गर्ने अधिकार हुन्छ त्यो उत्तरदायी पनि हुनुपर्छ। जसले त्यो निर्णय कार्यान्वयन गर्ने हो, त्यो निर्णय कार्यान्वयन गर्नेसँग चाहिँ रेस्पोन्सिबिलिटी मात्रै भए पुग्छ, उत्तरदायित्व जरुरी हुँदैन, होइन? र उत्तरदायित्व तलबाट माथितिर सर्दै जान्छ, अकाउन्टेबिलिटी ट्रान्सफर्स फ्रम बटम टु अप, तर रेस्पोन्सिबिलिटी ट्रान्सफर्स फ्रम अप टु बटम, टप टु बटम अथवा अप टु डाउन। यो डाउनवर्ड हो, यो जिम्मेवारी डाउनवर्ड हुन्छ, उत्तरदायित्व अपवर्ड हुन्छ। है, जिम्मेवारी डेलिगेट गर्न सकिन्छ, प्रत्यायोजन गर्न सकिन्छ, तर उत्तरदायित्व प्रत्यायोजन हुँदैन। जिम्मेवारी प्रत्यायोजन गर्न सकिन्छ, उत्तरदायित्व प्रत्यायोजन गर्न सकिँदैन। है, उत्तरदायित्व प्रत्यायोजन गर्न सकिँदैन। हायर द पोजिसन मोर अकाउन्टेबिलिटी, लोअर द पोजिसन मोर रेस्पोन्सिबिलिटी। है, मोर रेस्पोन्सिबिलिटी, जति माथिल्लो पद भयो त्यति धेरै उत्तरदायी हुनुपर्छ, जति तल्लो पद भयो त्यति धेरै जिम्मेवार हुनुपर्छ। काममा खट्ने, धेरै समय काम गरिराख्ने, त्यो काम चाहिँ तल्लो तहको, होइन, जवाफ दिने, त्यसको रेस्पोन्स गरेर बस्ने, त्यो चाहिँ जिम्मा लिने, काम थाप्ने काम चाहिँ माथिल्लो तहको हो। सो दिस इज अलिकति डिफरेन्सेस भने मात्रै मैले। अब सुपरिवेक्षण भनेको चाहिँ के हो त? सुपरभिजन भनेको चाहिँ, सुपर भनेको माथिबाट, भिजन भनेको दृष्टिगोचर हेर्नु, है, सुपरभिजन माथिबाट चाहिँ हेर्नु, दृष्टिगोचर गर्नु, त्यसलाई चाहिँ हामी सुपरिवेक्षण भनेर भन्छौँ। त्यसैले हाइरार्कीमा माथिल्लो पदको कर्मचारीले अथवा सुपरिवेक्षकले आफ्नो माथिल्लो बोसले आफू मार्फतका कर्मचारीहरूको कामको रेखरेख गर्नु नै के रहेछ? सुपरभिजन रहेछ, होइन? सुपरभाइजर भन्छ नि, इफ यु आर एटेन्डिङ एन एक्जाम, देयर विल बी अ सुपरभाइजर द्याट विल बी सुपरभाइजिङ वाट यु आर डुइङ इन क्लास, होइन? त्यो हेर्ने हुन्छ। त्यसरी सुपरभिजन माथिबाट माथतका कर्मचारीको कामको रेखरेख गर्नु, दृष्टिगोचर गर्नु, यो चाहिँ के हो? सुपरभिजन। देन वाइ यु सुड डु द्याट, त्यो किन गर्नु पर्यो भन्दाखेरि, फर द पर्पस अफ फाइन्डिङ प्रब्लम एन्ड टेकिङ करेक्टिभ एक्सन, इट इज क्लोजर टु मोनिटरिङ। अनुगमन र सुपरभिजनमा के फरक छ त भन्दा, सुपरभिजन इज एन एडमिनिस्ट्रेटिभ टर्म, प्रशासनिक शब्दावली हो अथवा प्रशासनिक काम हो सुपरभिजन भनेको, होइन? मोनिटरिङ भनेको डेभलपमेन्टल फङ्सन हो, यो विकासका आयोजनाको मोनिटरिङ हुन्छ, बजेटको मोनिटरिङ हुन्छ, प्रगतिको मोनिटरिङ हुन्छ, नीतिको मोनिटरिङ हुन्छ, होइन? तर तपाईँ अनुशासन अनि त्यसपछि जिम्मेवारी अनि त्यसपछि गएर ऐन नियमको परिपालना, समयमा समय पालना, आचरण, यो कुराको सुपरभिजन हुन्छ। त्यसैले के हो त भन्दाखेरि, तर यिनीहरू ओभरल्याप गर्छ, सुपरभिजनलाई मोनिटरिङ भन्न पनि सकिन्छ, मोनिटरिङलाई सुपरभिजन भन्न पनि सकिन्छ, तर बेसिकल्ली फरकै छुट्याउनु पर्दा चाहिँ मोनिटरिङ इज ए टर्म द्याट इज फन्डामेन्टली युज इन डेभलपमेन्टल डिसिप्लिन, होइन, सेक्टर, अनि त्यसपछि सुपरभिजन इज ए टर्म द्याट इज युज इन एडमिनिस्ट्रेटिभ सेक्टर। त्यसैले माथिल्लो तहको अधिकारीले मातहतका कर्मचारीको कार्य सम्पादनको रेखदेख, निगरानी, दृष्टिगोचर गर्ने कामलाई चाहिँ हामी के भन्छौँ? सुपरभिजन। किन गर्ने त्यो भन्दाखेरि चाहिँ, फर द पर्पस अफ फाइन्डिङ प्रब्लम एन्ड टेकिङ करेक्टिभ एक्सन बाई सल्भिङ द प्रब्लम अन टाइम एन्ड मेकिङ दि सबर्डिनेट्स फिल इजी टु डु देयर जब। मातहतका कर्मचारीको कार्य सम्पादनलाई सहज बनाउन, कुनै समस्यालाई पहिचान गर्न र बेलैमा सुधार गर्नका लागि सुपरभिजन गर्ने गरिन्छ, र उसको मूल्याङ्कन गर्न पनि सुपरभिजन गर्ने गरिन्छ, टिएनए ट्रेनिङ निड एसेसमेन्ट गर्न पनि सुपरभिजन गर्ने गरिन्छ। सो सुपरभिजन हेज मेनी मेनी के भन्छ इम्पोर्टेन्स अथवा मेनी आस्पेक्ट्स इट ह्याज इन्फ्लुएन्स अन, त्यो भनेको एउटा के का लागि समस्या पहिचान गर्न र समाधान गर्न यसको महत्त्व, दोस्रो के का लागि कर्मचारीलाई काममा सजिलो बनाउन अर्को यसको उद्देश्य महत्त्व, तेस्रो के का लागि कर्मचारी र सुपरिवेक्षक बीचको दूरी कम गर्न वा असल सम्बन्ध विकास गर्न, चौथो के कम्युनिकेसनलाई प्रभावकारी बनाउन सञ्चारलाई प्रभावकारी बनाउन सुपरभिजन गरिन्छ, पाँचौँ के कर्मचारीको कार्य सम्पादनको मूल्याङ्कन गर्न सुपरभिजन गरिन्छ, छैटौँ के सुपरिवेक्षणले टिएनएलाई मद्दत गर्छ ट्रेनिङ निड एसेसमेन्ट तालिमको पहिचान गर्नका लागि, सातौँ के आवश्यक निर्देशन दिन परामर्श दिन कर्मचारीलाई होइन इन्स्ट्रक्टिङ गाइडिङ जस्तै हामीले डिरेक्टिभ पढेका थियौँ त्यसका लागि पनि सुपरभिजन जरुरी हुन्छ सुपरभिजनले त्यसलाई पनि मद्दत गर्छ, अर्को चाहिँ फर कोचिङ मेन्टरिङ टिचिङ होइन कर्मचारीलाई कोच गर्न मेन्टर गर्न र चाहिँ टिच गर्नका लागि सिकाउनका लागि सिप विकास गर्नका लागि त्यो गर्नका लागि पनि सुपरभिजन ज्यादै महत्त्वपूर्ण हुन्छ, एन्ड इट इज अल्सो इम्पोर्टेन्ट फर मेन्टेनिङ डिसिप्लिन अनुशासन कायम गर्न काममा अनुशासन र व्यवस्था कायम गर्नका लागि, एन्ड इफ देयर इज अ गुड सुपरभाइजर देन इट अल्सो कन्ट्रोल्स करप्सन मिसयुजेस लिकेजेस होइन इरेगुलरिटिज होइन भ्रष्टाचार अनियमितता दुरुपयोग चुहावट रोक्न पनि सुपरभिजनले के गर्छ मद्दत गर्छ, र समग्रमा इट हेल्प्स इम्प्रुभिङ इम्प्लोइज पर्फर्मेन्स एन्ड अचिभिङ अर्गनाइजेसनल गोल, यसले चाहिँ कर्मचारीको कार्य सम्पादन अभिवृद्धि गरेर सङ्गठनको लक्ष्य प्राप्ति गर्नलाई मद्दत गर्छ, त्यसैले यसको उद्देश्य काममा क्वालिटी एस्योर गर्ने हो गुणस्तरीय कार्य सम्पादनको सुनिश्चितता गर्ने हो यो सुपरभिजन भनेको होइन, तर कहिलेकाहीँ के हुन्छ सुपरभिजनले सधैँभरि पर्फर्मेन्सलाई अप्टिमाइजै गर्छ भन्ने छैन, द सुपरभिजन सुड बी एन एट ए इक्विलिब्रियम पोइन्ट, यो चाहिँ सन्तुलित स्तरको हुनुपर्छ स्वस्थ स्तरको ठिक्कको हुनुपर्छ, कुजमेन कपको इक्विलिब्रियममा रहनु पर्यो त्यो सुपरभिजन भनेको, इफ यु डु हेभ अन्डर सुपरभिजन द्याट अल्सो रिड्युसेस युर पर्फर्मेन्स एन्ड डिटेरियरेट्स युर क्वालिटी अफ वर्क, अन्डर सुपरभिजन भयो कम सुपरभिजन भयो सुपरभाइजरले मतलबै गरेन हेर्दै हेरेन सुपरभाइजै गरेन निरीक्षणै गरेन भनेदेखि पनि तपाईँको कार्य सम्पादन पनि कम हुन्छ होइन र गुणस्तरीय कार्य सम्पादन पनि हुँदैन, इफ यु आर ओभर सुपरभाइज अत्यधिक सुपरभिजन हो नजिक आएको आए होइन अनि त्यसपछि एकदम त्यो भनौँ न तपाईँलाई किसिमको फियर क्रिएट गरेर आफ्नो तपाईँलाई एकदमै रिजिड डिसिप्लिनमा राखेर अनि तपाईँमा चाहिँ भनौँ न काम गर्ने स्वतन्त्रता नदिएर फ्लेक्सिबिलिटी नदिएर वातावरणलाई इज नगरेर धेरै सुपरभिजन भयो भने पनि के हुन्छ प्रोडक्टिभिटी घट्छ, त्यसैले ओभर सुपरभिजन इज अनहेल्थी एट द सेम टाइम अन्डर सुपरभिजन इज लाइक यो के भन्छ कुपोषण जस्तो पर्याप्त नहुनु जस्तो हो होइन त्यो पनि अनहेल्थी नै, त्यसैले त सुपरभिजन सुड बी एट एन इक्विलिब्रियम लेभल द्याट सुड म्याक्सिमाइज द पर्फर्मेन्स अफ इम्प्लोइ, त्यसैले सुपरभिजन र अनि उसको कार्य सम्पादनका बिचमा के हुन्छ सिधा सम्बन्ध हुन्छ भनेर भन्नुपर्ने हुन्छ है, अब सुपरभिजन चाहिँ के हुन्छ त भन्दाखेरि विभिन्न प्रकारका हुन्छन्, एउटा वास्तविक र प्राविधिक सुपरिवेक्षण भन्छ, वास्तविक सुपरभिजन सुपरिवेक्षण भनेको चाहिँ रियल सुपरभिजन भनेको चाहिँ सुपरभाइजरले साँच्चै ऊ फिजिकल्ली प्रेजेन्ट हुने तपाईँसँग इन्टरेक्ट गर्ने अनि प्रब्लम सुन्ने सोलुसन खोज्ने यो चाहिँ रियल सुपरभिजन हो भने, प्राविधिक भनेको चाहिँ आफ्नो अफिसमा बस्ने सिस्टमबाट रिपोर्टिङ लिने अनि त्यसको आधारमा उसले लिखित रूपमा निर्णय गरेर निर्देशन दिने आदि इत्यादि गर्ने छ भने त्यो चाहिँ टेक्निकल मात्रै हो, सुपरभिजन चाहिँ भएको छ तर इन रियल सेन्स भएको छ, त्यसैले सुपरभिजन क्या रियल सुपरभिजन अर टेक्निकल सुपरभिजन, त्यस्तै कार्य केन्द्रित सुपरिवेक्षण र कर्मचारी केन्द्रित सुपरिवेक्षण हुन पनि सक्छ, कार्य केन्द्रित भनेको इट डज नट केयर अबाउट द इम्प्लोइ कर्मचारी के छ कसो छ यो महत्त्वपूर्ण कुरा होइन, उसले पर्फर्मेन्स हेर्छ होइन नतिजा कतिको ल्याएको छ गुणस्तरीय छ कि छैन समयमै धेरै छ कि छैन ल्याउन सकेका छ कि छैन भनेर हेर्छ भने द्याट इज फङ्सन सेन्ट्रिक पर्फर्मेन्स सेन्ट्रिक सुपरभिजनको, अनि इम्प्लोइ सेन्ट्रिक सुपरभिजन चाहिँ व्यक्तिको व्यक्तिगत कर्मचारीको कुरासम्म बढी केन्द्रित भएर सुपरभिजन गर्छ, भनेदेखि त्यो चाहिँ इम्प्लोइ सेन्ट्रिक सुपरभिजन हो. तिमीले के गरिरहेछ, कति प्रगति भएको छ, त्यसमा तिमीलाई के समस्या परेको छ, के सहयोग गरिदिनु पर्यो भनेर त्यो कुरालाई बढी जोड दिन्छ भने त्यो चाहिँ के हो, इम्प्लोइ सेन्ट्रिक. मेबी अपमेन्ट सेन्ट्रिक इज बेटर अर समटाइम इम्प्लोइ सेन्ट्रिक इज बेटर. अहिलेको बिहेभियरल थियरी मोडर्न थियोरिजहरूको सन्दर्भमा चाहिँ यु सुड बी मोर इम्प्लोइ सेन्ट्रिक. पर्सनिफिकेसन भन्ने तपाईँहरूलाई मैले सर्भिस डेलिभरीको नयाँ टुल्सहरूको विषयमा भने नि, द्याट इज भेरी इम्पोर्टेन्ट. इफ यु पर्सनिफाई समबडी, ही ओर शी विल बी मोटिभेटेड एन्ड डु मोर जब. होइन, तल्लो तलको कर्मचारीलाई फर्स्ट नामले बोलायो होइन, अनि त्यसपछि गएर उसको पर्सनल कुराहरूसँग चाहिँ टचमा रह्यो, प्रब्लमहरूको बारेमा डिस्कस गर्यो, सहयोग गर्यो, त्यो गर्यो भने के हुन्छ, ऊ बढी मोटिभेटेड भएर काम गर्छ. तर व्यक्तिलाई नचिनेर, व्यक्तिलाई व्यवस्था गरेर उसको कार्य सम्पादनको नतिजालाई मात्रै हेऱ्यो भनेदेखि इट कन्सिडर्स पिपुल एज ए पार्ट अफ मसिन होइन, एन्ड इट इज बेसिकली अन द थट अफ वेभरियन ब्युरोक्रेसी अफ फेसलेसनेस, इम्पर्सनालिटी होइन, एनोनिमिटी भन्ने मान्यतामा आधारित छ. अहिले त्यस्तो हुँदैन, अहिले मान्छे सबैभन्दा महत्त्वपूर्ण कुरा. त्यसैले इम्प्लोइ सेन्ट्रिक सुपरभिजन र पर्फमेन्स सेन्ट्रिक दुइटा हुन्छ, दुइटैको मेरिट डिमेरिट छ. मोर इम्प्लोइ सेन्ट्रिक भयो भने बेटर हुन्छ होइन. अर्को चाहिँ रेखा सुपरिवेक्षण र कार्यात्मक सुपरिवेक्षण, लाइन सुपरभिजन एन्ड फङ्सनल सुपरभिजन भन्छ. रेखा भनेको माथिल्लोले तल्लोलाई गर्ने होइन, रेखा भन्ने त कोही छैन नि. सो रे के छ कसैको नाम मिल्यो, माथिल्लो तहले तल्लो तहलाई लाइनमा सुपरभिजन गर्ने चाहिँ के हो, रेखा सुपरिवेक्षण भयो होइन. फङ्सनल भनेको चाहिँ डज नट केयर अबाउट चेन अफ कमान्ड, बट इट सुपरभाइजेस द फङ्सन रिलेटेड टु द सुपरभाइजर. आफूसँग सम्बन्धित कामको सुपरिवेक्षण, छर्के डायग्नल जस्तो पनि गर्छ भने त्यसलाई चाहिँ फङ्सनल सुपरभिजन भनेर भनिन्छ है. अर्को चाहिँ क्राइसिस सुपरभिजन भन्ने हुन्छ, सङ्कट प्रकार सुपरभिजन भन्ने हुन्छ. यो चाहिँ सुपरभिजन नगर्नेहरू बेलामा, जुन बेलामा सङ्कट पर्यो त्यो बेलामा मात्रै सुपरभिजन गर्ने होइन, नियमित नगर्ने. क्राइसिसको अवस्थामा लास्ट आवरमा मात्रै सुपरभिजन. अब नतिजा त्यहाँ प्रेजेन्टेसन गर्नु पर्यो प्रधानमन्त्रीको अगाडि, अब बल्ल कहाँ के भइराखेको छ भनेर गएर सुपरभिजन गर्ने भनेको त्यो चाहिँ क्राइसिस सुपरभिजन होइन. हो यस्तो सङ्कट प्रकार सुपरभिजन सुपरिवेक्षण भनेर भनिन्छ. नेपालमा चाहिँ यही सुपरिवेक्षण धेरै हुन्छ, क्राइसिस सुपरभिजन. अर्को यो रणनीतिक सुपरिवेक्षण भन्ने हुन्छ, स्ट्राटेजिक सुपरभिजन. यो चाहिँ अहिले सानातिना प्रब्लम पहिचान गर्ने, समाधान गर्ने, कर्मचारीलाई इम्प्रुभ गर्ने, यो त छँदैछ, तर लङ टर्मसम्म सुपरभिजन गरिरहँदा पोलिसीमा कहाँ प्रब्लम छ, स्ट्रक्चरमा कहाँ प्रब्लम छ, सिस्टममा कहाँ प्रब्लम छ, मेथोडोलोजीमा कहाँ प्रब्लम छ, ताकि त्यसलाई करेक्सन गरेर 50 वर्षसम्म त्यसलाई सुधार गर्न सकियोस् भनेर ब्रोडली हेरेर सुपरभिजन गरिन्छ. त्यो चाहिँ के भयो, स्ट्राटेजिक सुपरभिजन. द सुपरभिजन सुड बी स्ट्राटेजिक इफ यु वान्ट टु मेक इट मोर इफेक्टिभ. यस्ता प्रकारहरू हुन्छन् सुपरिवेक्षणका है. र नेपालमा सुपरिवेक्षणको कुरा गर्ने हो भनेदेखि के छ भन्दा, खास गरिकन माथिल्लो तहको सुपरिवेक्षकले मार्फतका कर्मचारीको सुपरिवेक्षण गर्ने चलन छ. त्यो सुपरिवेक्षण निकायगत हिसाबले पनि हुन्छ, प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालय विभाग यिनीहरूको निरीक्षण सुपरिवेक्षण गर्न सक्छ. संवैधानिक निकायहरूले आफ्नो आफ्नो क्षेत्रको लोक सेवा आयोगलाई कुनै कुनै संस्थाले म परीक्षा चलाउँछु यसको स्ट्यान्डर्ड हेरिदेऊ, मेरो परीक्षाको हेरिदेऊ, त्यसमा तिमी पनि सहभागी हो भन्यो भने त्यसले सुपरभिजन गर्न सक्छ. महालेखा परीक्षकलाई चाहिँ कुनै लेखा परीक्षणको सम्बन्धमा मैले बनाएका मापदण्ड प्रक्रिया प्लानको बारेमा हेरिदेऊ भन्यो भने उनले सुपरिवेक्षण गर्न सक्छ. त्यसैले मानव अधिकारले त्यसको मानव अधिकारको हननको विषयमा अवस्थाको विषयमा सुपरिवेक्षण गर्न सक्छ. भनेपछि संवैधानिक निकायहरूले पनि आफ्नो आफ्नो कार्यक्षेत्रभित्र सुपरभिजन गर्न सक्छ. प्रधानमन्त्री कार्यालयले सबै निकायहरूको सुपरभिजन गर्न सक्छ. त्यसपछि गएर आफ्नो तालुक मन्त्रालयले मातहतका निकायहरूको सुपरभिजन गर्न सक्छ. त्यस्तै गरिकन माथिल्लो पदाधिकारी, खास गरिकन सुपरिवेक्षकले का विभागीय प्रमुख, सचिव, कार्यालय प्रमुखले त सबैको गर्न सक्छ, अनि सुपरिवेक्षकले आफ्नो मातहतका कर्मचारीहरूको कामको के गर्छ, सुपरिवेक्षण गर्छ. र सुपरिवेक्षकीय भूमिका हाम्रो प्रशासनिक संयन्त्रमा महत्त्वपूर्ण छ. कार्य सम्पादन मूल्याङ्कनको 40 अङ्क मध्ये सुपरिवेक्षकले 25 अङ्क दिन पाउने व्यवस्था छ. र सुपरिवेक्षकले पुरस्कारको सिफारिस गर्छ, सुपरिवेक्षकले दण्डको सिफारिस गर्छ, र सुपरिवेक्षकको राय बेगर कर्मचारीलाई कारवाही गर्न पाइँदैन, त्यो गर्न पनि पाइँदैन। त्यो कारणले गर्दाखेरि सुपरिवेक्षण एउटा कर्मचारीको वृत्ति विकासको, कर्मचारीको तालिमको आवश्यकता, समस्याको पहिचान र सुधारको लागि, सङ्गठनमा अनुशासन कायम गर्नका लागि हामी कहाँ महत्त्वपूर्ण औजारका रूपमा प्रयोग भएको छ। सुपरिवेक्षणका विधिमा चाहिँ हेऱ्यो भने खास गरिकन यो अब्जर्भेसन अथवा यो निरीक्षण के भन्छ अवलोकन, अनि त्यसपछि कहिलेकाहीँ फिल्ड भिजिट, स्थलगत अनुगमन वा कार्यालयको अनुगमन हुनसक्छ, अनि त्यस्तै गरिकन सुपरिवेक्षण भनेको नियमित यो डेटा वा इन्फर्मेसन कलेक्सन र त्यसको डेस्क रिभ्यू गरेर पनि सुपरभिजन भइराखेको हुन्छ। कार्य सम्पादनको रिभ्यू समीक्षा गरेर पनि सुपरिवेक्षण भइराखेको हुन्छ, होइन, र कार्य सम्पादन मूल्याङ्कन मार्फत पनि के हुन्छ सुपरिवेक्षण भइराखेको हुन्छ। र त्यो सुपरिवेक्षण गर्नुहुँदा निर्देशन, सञ्चार, होइन, अनि आदेश, परिपत्र यस्ता विधिहरूद्वारा पनि के गरिराखेको हुन्छ सुपरभिजन चाहिँ गरिराखेको छ। तथापि हाम्रो सुपरिवेक्षण को कुरालाई हेर्ने हो भने यो प्रभावकारी हुन सकेको भने छैन। हामी कहाँ सुपरिवेक्षणका केही समस्याहरू छन्। त्यस्ता समस्याहरू के हुन् त भन्दा एउटा चाहिँ सुपरिवेक्षणका आधारहरू नै स्पष्ट छैन। क्राइटेरिया फर सुपरभिजन आर नट सो क्लियर। त्यसैले जब आधार स्पष्ट छैन भने देन हाउ यु क्यान सुपरभाइज एप्रोप्रिएटली, सो साइन्टिफिक रियलिस्टिक क्राइटेरियाको अभाव छ। दोस्रो, हामी औपचारिक सुपरिवेक्षणमा मात्रै ध्यान दिन्छौँ, वी जस्ट डु सुपरभाइज फर फर्मालिटी पर्पस, नट फर करेक्टिभ एक्सन, नट फर के भन्छ टिएनए अफ स्टाफ, ओर नट फर इम्प्रुभिङ क्वालिटी ओर एस्योरिङ क्वालिटी। त्यसैले औपचारिकतामा सीमित छ। सुपरिवेक्षणमा व्यक्तिगत स्वार्थको हावी छ, देयर इज एन इन्डिभिजुअल इन्ट्रेस्ट। सुपरिवेक्षण गर्न जाँदा यु विल गो फर सुपरभाइजिङ, अनि जसलाई सुपरभाइज गर्न जान लाग्नुभएको उसैकोमा बस्नुहुन्छ, उसकै खानुहुन्छ, उसले रेस्टुरेन्टको बिल तिर्दिन्छ, होइन, अनि त्यसपछि फर्केर आउनुहुन्छ, र यो विल बी एफेक्टेड बाई यो पर्सनल ट्रेट्सहरूबाट प्रभावित हुन्छौँ सुपरिवेक्षण गर्दाखेरि। र कसैलाई अप्ठ्यारो पार्नु पऱ्यो भने इन्डिभिजुअल इन्ट्रेस्ट, कसैसँग रिस उठेको छ भने कहाँसम्म बिगार लिने, होइन, उसको निगेटिभ रिपोर्ट गर्ने, यो खालको विकृतिहरू छन्। व्यक्तिगत स्वार्थ हामी छ। सुपरिवेक्षकमा यथेष्ट क्षमताको पनि अभाव छ। दि सुपरभाइजर हु इज सुपरभाइजिङ यु सुड ह्याभ एडिक्वेट कम्पिटेन्सी। तपाईँलाई सुपरिवेक्षण गर्ने सुपरिवेक्षकमा पर्याप्त क्षमता हुनु पर्यो, पहिला त त्यसको पनि अभाव छ, क्षमताको अभाव छ। अनि डिटेक्टिभ प्रकारको सुपरिवेक्षण छ, डिटेक्टिभ टाइपको भनेको यो हस्तक्षेपकारी खालको सुपरिवेक्षण छ, फसिलिटेटिङ, इम्पावरिङ, इनेबलिङ, होइन, यो मेकिङ कम्फोर्टेबल फर डुइङ जब, त्यो खालको नभइकन डिटेक्टिभ खालको सुपरिवेक्षण छ। अनि त्यस्तै गरिकन यो सुपरिवेक्षण सुधारका लागि छैन है, र कन्ट्रोल बेस्ड सुपरभिजन अथवा प्युनिटिभ टाइपको सुपरभिजन छ, बढी दण्डात्मक नियन्त्रणात्मक सुपरिवेक्षण छ, तर चाहिँ हाम्रो सुधारात्मक सुपरिवेक्षण चाहिँ छैन, करेक्टिभ सुपरभिजन छैन। र अलमोस्ट अलवेज वी डु क्राइसिस सुपरिवेक्षण है, सुपरभिजन, हामीले सङ्कट सुपरिवेक्षण गर्ने गर्छौँ, नियमित सुपरभिजन गर्दैनौँ, सङ्कट प्रकारको सुपरभिजन गर्छौँ। सुपरभाइजरलाई पर्याप्त यो भनौँ न अधिकारहरू नहुँदाखेरि पनि सुपरभिजन इफेक्टिभ हुन सकेको छैन। दण्डित गर्ने, कारवाही गर्ने, चेतावनी दिने, होइन, यस्तो खालको अधिकार पर्याप्त नहुँदाखेरि पनि सुपरभिजन प्रभावकारी हुन सकेको छैन। यस्ता खालका छन्। र अनुगमन मूल्याङ्कनको पोलिसीमा हामीले धेरै पढ्यौँ। अनुगमन भनेको कार्ययोजनामा चाहिँ काम भएको छ कि छैन भनेर यो साधन नीति, योजना, बजेट, कार्यक्रम आदिको तोकिएको निकाय वा संयन्त्रले के गर्ने, रेखदेख गर्ने अथवा त्यसको अवस्थाको अध्ययन गर्ने, समस्या पहिचान गर्ने र सुधारको कदम चाल्ने काम चाहिँ अनुगमन हो। सो मोनिटरिङ इज बेसिकल्ली बेस्ड अन द एक्सन प्लान that is prepared on implementing certain decision, policy, program, project, budget, hai na, kunai niti, yojana, budget, karyakram wa nirnay ko karyanwayan ka lagi banaiyeko jun yojana ho, karyayojana bhaninchha jaslai, tyo karyayojana ma adharit bhayera, tyo karyayojana ma who does what at what time by using how much resources in what standard bhanera tokieko huncha, hai na, हो त्यो बमोजिम चाहिँ काम भएको छ कि छैन भनेर हेर्ने, भएको छैन भने त्यसको कारण पहिचान गर्ने र सुधारको कदम चाल्ने कुरालाई हामी के भन्छौँ, मोनिटरिङ भनेर भन्छौँ। सो मोनिटरिङ इज ए कन्टिन्युस प्रोसेस, यो नियमित प्रक्रिया हो, बट इट अकर्स एट द इम्प्लिमेन्टेसन स्टेज अफ प्रोग्राम प्रोजेक्ट होइन पोलिसी, यो कुनै पनि कार्यक्रम आयोजना वा नीतिको कार्यान्वयनको चरणमा मात्रै हुन्छ मोनिटरिङ। And the purpose of monitoring is to take corrective action. Action, that's why the implementation at final will be successful. Antimma karyanwayan safal hune kurako sunishchitta garnaka lagi yasle samayamai samasya pahichan garera sudharatmak kadam chalne ra natijalai right tracking garne, right tracking the result of policy program or budget aina or project tyo garnaka lagi hamile karyanwayanko charanma garchhau. That's why its purpose is for corrective action in time to ensure the result is in right direction. Tela monitoring bhanera hamile bhanda rechhau bhane yo monitoring chai mulyankan ke evaluation ke euta part ho khas ma bhanne ho bhane monitoring itself is also evaluation ra monitoring basically looks for two things. One is process, the another is progress. एउटा प्रक्रियाको अनुगमन हुन्छ, प्रक्रिया पुरा गर्ने काम भएको छ कि छैन भनेर हेरिन्छ, अर्को चाहिँ नतिजाको अनुगमन हुन्छ, प्रोग्रेस अहिलेसम्मको कस्तो छ भनेर हेरिन्छ। द्याट्स वाइ मोनिटरिङ इज अबाउट इन्स्योरिङ द कम्प्लायन्स अफ प्रोसेस एन्ड देन इन्स्योरिङ द्याट द एक्सपेक्टेड प्रोग्रेस हेज बिन अचिभ्ड टु द पोइन्ट अफ टाइम, त्यो समय मेरोभित्र अपेक्षित प्रगति हासिल गरिएको छ र त्यो प्रगति ऐन कानुन नियम बमोजिम भएको छ भन्ने कुराको सुनिश्चित गर्ने कुरा हो मोनिटरिङ भनेको। मोनिटरिङ यो कुनै पनि आयोजना नीति वा कार्यक्रम कार्यान्वयनको जो प्रमुख हो त्यसको पहिलो दायित्व हो। इफ यु आर ए प्रोजेक्ट म्यानेजर देन इट इज योर फर्स्ट ड्युटी अफ मोनिटरिङ योर प्रोजेक्ट इम्प्लिमेन्टेसन, अनि त्यसको सम्बन्धित कार्यान्वयन गर्ने विभाग वा निकाय त्यसको दायित्व हो, अनि त्यसपछि गएर तालुक निकाय मन्त्रालय जुन हो त्यसको दायित्व हो, त्योभन्दा माथि गएपछि इफ देयर इज ए फाइनान्सियल म्याटर देन मिनिस्ट्री अफ फाइनान्स, वित्तीय विषयमा अर्थ मन्त्रालय आर्थिक विषयमा, त्यसपछि गएर इफ द्याट इज ए डेभलपमेन्ट प्रोजेक्ट अर पोलिसी म्याटर देन द्याट इज नेसनल प्लानिङ कमिसन राष्ट्रिय योजना आयोग, एन्ड द्याट इज अफ एडमिनिस्ट्रेटिभ म्याटर त्यो अवस्थामा फेरि कसले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, समटाइम पर्सनल अर ह्युमन रिसोर्स म्याटर छ भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, यी निकायहरूले पनि के गर्छन् अनुगमन गर्न सक्छन्। पार्लियामेन्ट्री कमिटिज आर अलवेज फ्री टु मोनिटर एनी एक्टिभिटिज अफ गभर्मेन्ट, यो संवैधानिक के अरे संसदीय समितिहरूले पनि मोनिटरिङ गर्छन् होइन, यसरी यो अनुगमन गर्ने निकायहरू। अब हामी कहाँ अनुगमनका विधिमा चाहिँ यो बजेटको चौमासिक समीक्षा, अर्धवार्षिक वार्षिक समीक्षा होइन, अनि त्यसपछि गएर यो चाहिँ अटोमेटेड अनलाइन इन्फर्मेसन सिस्टम, आज कति पुँजीगत खर्च हो आज कति चालु खर्च हो भनेर महालेखामा दिनदिने आउने सूचनाको कुरा होला, अथवा चाहिँ यो अनुगमन गर्न अल्सो गो फर फिल्ड भिजिट, यो स्थलगत अवलोकन भ्रमणमा पनि जान सकिन्छ, or sometime you can send questionnaire to the respondent, they will fill it up and you will analyze the data that is collected, prashnavali bharaera uniharuko response ka aadharma pani garna sakinchha haina, yesari bibhinna tarikale anugaman garne haneka chalan chha. Mulyankan bhaneko chai it is about evaluating athawa assessing athawa analyzing the success or failure of achieving predetermined goal targets of a project program or policy in athwa after the completion of its implementation or at the point of its preparation or in the process of its implementation. Tintaina yo mulyankan bhaneko chai kunai pani niti yojana karyakram adi le rakheko लक्ष्य उद्देश्य प्राप्तिमा त्यो नीति योजना वा कार्यक्रम के कति मात्रामा सफल वा असफल भयो भनी, यो नीति योजना वा कार्यक्रम कार्यान्वयन भइसकेपछि वा भइरहेको छ भनेर कार्यान्वयन भइराखेको बखत अघिको मोनिटरिङ, वा के कति सफल वा असफल होला त भनेर पूर्व अनुमान गर्नका लागि त्यस्तो नीति योजना कार्यक्रम तर्जमा भइरहँदाखेरि कार्यान्वयनमा जानुभन्दा पूर्व त्यसको विश्लेषण गर्ने कामलाई हामी के भन्छौँ, मूल्याङ्कन भनेर भन्छौँ. सो यो के भन्छ, इभ्यालुएसन अकर्स इन अल स्टेप्स अफ ए पोलिसी प्रोग्राम अर प्लान, कुनै नीति योजना र आयोजनाको सबै चरणमा यो अस्तित्वमा आउँछ. तर्जुमा गरिरहँदाखेरि यो कति सफल होला भनेर पूर्वानुमान गर्नमा आउँछ, कार्यान्वयन भइरहँदा कति सफल वा असफल भइराखेको छ भनेर मोनिटरिङ गर्ने कुरामा आउँछ, कार्यान्वयन भइसकेपछि डिड वी गेट द रिजल्ट, टार्गेट इभ्यालुएसन, टर्मिनल इभ्यालुएसन होइन, आउटपुट इभ्यालुएसन सकिने बित्तिकै, केही समयपछि देन वाट इज द आउटकम, त्यसको उपलब्धि के हो त भनेर हेर्ने केही समयपछि, र त्यसको पनि केही समयको अन्तरालपछि वाट इज द इम्प्याक्ट अफ द्याट प्रोग्राम पोलिसी प्लान, त्यो नीति कार्यक्रम योजनाको कस्तो प्रभाव पर्यो त भनेर हेर्ने इम्प्याक्ट इभ्यालुएसन. यो सबैलाई हामी के भन्छौँ, इभ्यालुएसन. त्यसलाई थ्री टाइप्स अफ इभ्यालुएसन, एउटा एक्स एन्टे इभ्यालुएसन, कार्यान्वयनमा लानुभन्दा पहिला तर्जुमाकै बेलामा गरिने इभ्यालुएसन, यो पूर्वानुमान हो एक्स एन्टे इभ्यालुएसन. यसमा अल्टरनेटिभ जेनेरेसन जेनेरेट एक्सप्लोरेसन, अल्टरनेटिभ एनालिसिस, प्रोजेक्सन अफ सक्सेस एन्ड फेल्युर, आइडेन्टिफिकेसन अफ रिस्क, यो सबै कुरा चाहिँ केमा पर्यो, एक्स एन्टे इभ्यालुएसन, कार्यान्वयन पूर्वको मूल्याङ्कन. अनि त्यसपछि अनगोइङ इभ्यालुएसन, कार्यान्वयन भइराखेका बखत गरिने नियमित अनुगमन मूल्याङ्कन, त्यसमा चाहिँ प्रोग्रेस र प्रोसेसलाई भ्यालिडेसन गर्ने वा एस्योर गर्ने त्यो सही दिशामा छ भनेर कुरा, अनगोइङ इभ्यालुएसन. र एक्सपोस्ट इभ्यालुएसन, कार्यान्वयन समापन पछिको मूल्याङ्कनमा चाहिँ एउटा आउटपुट ओर टर्मिनल इभ्यालुएसन, टार्गेट मिट भयो भएन भनेर सकिने बित्तिकै हेर्ने, आउटकम त्यसबाट के प्रभाव पर्यो हेर्ने, र इम्प्याक्ट के रे सर के उपलब्धि भयो हेर्ने, इम्प्याक्ट भनेको चाहिँ के प्रभाव पर्यो भनेर हेर्ने, यसरी तिन किसिमको मूल्याङ्कन हुन्छ होइन. हामीले हेर्नुपर्ने अब नेपालमा अनुगमन मूल्याङ्कन एउटा ज्यादै नेग्लिजेन्स गरेको विषय हो, हामीले त्यसका लागि पर्याप्त बजेट पनि छुट्याउँदैनौँ, जनशक्तिमा अनुगमन मूल्याङ्कनको क्षमता पनि छैन, जनशक्तिमा रुचि पनि छैन होइन, ल्याक अफ इन्ट्रेस्ट, त्यो अनुगमन मूल्याङ्कन शाखामा बसेर काम गर्न पनि चाहँदैनन्. अर्को चाहिँ अनुगमन मूल्याङ्कनका जे जति तौर तरिका विधि अघि मैले भनेका प्रयोग भएका छन् तिनीहरू रिचुअल टाइपका नाम मात्रैका छन्, प्रभावकारी छैनन्, र अनुगमन मूल्याङ्कन गरेर लेसन लर्न गरेर अर्कोचोटि नीति योजना प्रत्येक कार्यक्रम बनाउँदाखेरि सिक्नु पर्नेमा तिनीहरू चाहिँ हामीले सिक्ने गरी लेसन लर्न गर्ने गरी गर्दैनौँ, त्यही गल्ती हामीले बारम्बार दोहोऱ्याउँछौँ. त्यसैले मोनिटरिङ एन्ड इभ्यालुएसन इज नट फर करेक्टिभ एक्सन एन्ड फिडब्याक, त्यसका लागि प्रयोग भएको छैन, औपचारिकताका लागि मात्रै प्रयोग भएको अवस्था छ. अनुगमन मूल्याङ्कन कसले गर्ने कसरी गर्ने भन्ने कुरामा स्पष्टताको अभाव छ, भले एकीकृत अनुगमन मूल्याङ्कन निर्देशिका राष्ट्रिय योजना आयोगले बनाउन त बनाएछ तर त्यसको कम्प्लायन्स ज्यादै पुअर छ. अनुगमन गर्नुपर्ने हरेक आयोजनाको दायित्व यसको हो, कार्यक्रमको मूल्याङ्कन गर्नुपर्ने दायित्व यसको हो भन्ने कुनै कानुनले डिफाइन गरेको छैन होइन. त्यसरी यो अनुगमन मूल्याङ्कन गर्दाको विवेकमा भर पर्छ, खास गरी थर्ड पार्टी इभ्यालुएसन, थर्ड पार्टी मोनिटरिङ हामी काम पुअर छ होइन, तेस्रो पक्ष र अनुगमन मूल्याङ्कनमा विज्ञहरूको प्रयोग हामीले प्रभावकारी रूपमा गर्न सकेका छैनौँ. त्यसैले हाम्रा विकास योजना आयोजना आदि चाहिँ प्रगतिमा ज्यादै पछाडि रहेको अवस्था छ, दिज आर द प्रब्लम है. अब यति भनिसकेपछि तपाईँहरूलाई यो लिडरसिप, डिसिजन मेकिङ भन्ने टपिकहरू छ, अलिकति नेतृत्वको कुरा छोटोमा गर्छु ल, यो चाहिँ तर तपाईँलाई दिन्छु जिम्मा, के हो नेतृत्व डिफाइन गरौँ त, तपाईँ नेतृत्व नेता बन्न खोजिरहनु भएको छ, एडमिनिस्ट्रेटिभ लिडर पोलिटिकल होइन, भनेपछि हाउ यु विल डिफाइन लिडरसिप, त्यहाँबाट सुरु गरौँ त एकचोटि. अघि भने कार्यान्वयनको समय अनगोइङ भन्छ त्यसलाई त ल, यु डिफाइन लिडरसिप, वाट इज लिडरसिप, एक सेन्टेन्समा नेतृत्व के हो, भयो कसले भन्ने ल लिडरसिप हो त्यस्तो व्यवस्थापकको शैली हो जसले आफू मार्फतका कर्मचारीहरूलाई उत्प्रेरित तथा एकताबद्धता गरी सङ्गठनको लक्ष्य उद्देश्य प्राप्तिसँग जोडिएर काम गर्छ। सङ्गठनको निर्दिष्ट लक्ष्य हासिल गर्न त्यसको व्यवस्थापनका सबै पक्षलाई मिलाएर लैजाने व्यवहार नेतृत्व हो। यो माथिल्लो पदमा नियत हुने व्यवस्थापकीय शैली हो। यो व्यक्तिको ज्ञान, सिप, क्षमता र व्यवहारबाट निर्दिष्ट हुन्छ। तर कार्यस्थलमा मात्रै नभन्नु लिडरसिप ब्रोडर भन्नु हो प्लस यस्तो good, okay, in a very good manner, but you have confined your definition within an administrative context. त्यसको अगाडि तपाईँले प्रशासनिक नेतृत्व भन्नाले भनेर लेखेको भए सबैजना 100% करेक्ट हुन्थ्यो, होइन? नेतृत्व मात्रै भन्दा चाहिँ अलिकति भएन है, त्यसैले अलिकति त्योभन्दा बाहिर गएर फ्री भएर होइन डिफाइन गर्नुहोस् पहिला, अनि त्यसपछि सङ्गठनमा नेतृत्व भनेको चाहिँ यो प्रशासनिक नेतृत्व भन्नाले यो भनेर अहिलेको डेफिनेसन लेख्नु भने योर आन्सर विल बी फार बेटर। र प्रशासनिक नेतृत्व भन्नाले के बुझिन्छ भनेर आयो भने चाहिँ फेरि बाहिर लेख्न पाइँदैन, यही नै तपाईँहरूले लेखेकै है। त्यसैले नेतृत्वलाई डिफाइन गर्न दुईवटा कुरा बुझ्नुपर्छ। नेतृत्व लिडरसिप इज एन आर्ट है, एउटा यो कला हो नेतृत्व भन्ने है। दोस्रो कुरा के हो त भन्दा it is basically about influencing the behavior of others haina aruko byabhar lai prabhavit garne kala ho netritva bhaneko hai byabhar lai prabhavit garne manche lai prabhavit garne bhaneko haina manche lai prabhavit garne chha arti byabhar lai prabhavit garne haina tara byabhar lai kun disha ma prabhavit garne ta bhanda aafule chahe jasto kaam garauna ma hai aafule chahe jasto kaam garauna ma kendrit garera prabhavit garne चाहे पोलिटिकल लिडर होस् उसको थटलाई नै चेन्ज गरिदिन्छ, एटिट्युडलाई चेन्ज गरिदिन्छ, बिहेभियरलाई चेन्ज गरिदिन्छ र उसको पछि लाग्ने हुन्छ होइन, उसको आदेश मान्ने हुन्छ, उसलाई भोट हाल्ने हुन्छ। चाहे एडमिनिस्ट्रेटिभ लिडर हो भने उसले के काम गराउन चाहेको हो त्यो काम गराउने गरी व्यवहार प्रकट गर्दछ होइन। अनि लिडरसिपमा अर्को के थाहा पाउनुपर्छ भन्दा लिडरसिप इज ए क्वालिटी अफ एन इन्डिभिजुअल अफ के भन्दाखेरि ब्रिङ्गिङ दि extraordinary from an ordinary person hai yo samanya manche bata asamanya natija nikalna sakne chhemata hai manche often they look simple or ordinary but they do have extraordinary capacity ho tela explore garna saknu bringing out the extraordinary from an ordinary person है एउटा सामान्य मान्छेबाट असामान्य विशेषता उसको पहिचान गर्न र त्यसको उपयोग गरेर सङ्गठनमा अधिकतम नतिजा निकाल्ने कला चाहिँ के रहेछ नेतृत्व रहेछ। त्यसैले लिडरसिपलाई हामीले कसरी डिफाइन गर्न सक्छौँ त भन्दा नेतृत्व आफूले चाहेको मौजिम मानिसहरूलाई सामूहिक रूपमा कार्य गराउने गरी उनीहरूको व्यवहारलाई प्रभावित गर्न सक्ने कला हो। यसले मानिसमा भएको सामान्य मानिसमा भएका विशेष गुणहरूको पहिचान गरी तिनको अधिकतम उपयोग मार्फत असामान्य स्तरको कार्य सम्पादन गराउँछ र नेतृत्व दीर्घकालीन सोच लक्ष्य र उद्देश्यहरूलाई तय गर्ने देशको प्राप्तिका आवश्यक रणनीतिहरू विकास गर्ने र ती रणनीतिक मार्गमा सबै मानिसहरूलाई सामूहिक रूपले हिँडाउने, हिँडाइरहँदा बिचमा आइपरेका समस्याहरूको सम्बोधन गर्दै उनीहरूबाट अधिकतम कार्य सम्पादन गरेर अघि निर्धारित लक्ष्य उद्देश्य पूर्ण रूपमा प्राप्ति गराउने क्षमता हो नेतृत्व है। यसरी नेतृत्वलाई हामीले चाहिँ डिफाइन गर्न सक्छौँ लिडरसिप भनेर भन्दाखेरि चाहिँ, सो लिडरसिप इज एन आर्ट अफ गेटिङ समवन एल्स टु डु समथिङ यु वान्ट डन बाइ के भन्छ के अरे डन बिकज हि वान्ट्स टु डु इट भनेर यो दुईटी उसले चाहे जस्तो होइन उसले चाहे जस्तो काम अरूबाट गराउन सक्ने, आफैले गर्ने होइन अरूबाट गराउन सक्ने कला, तर त्यो गर्नलाई उनीहरूको बिहेभियरलाई इन्फ्लुएन्स गर्न सक्ने कला चाहिँ नेतृत्व हो भनेर यसरी डिफाइन गर्न सकिन्छ है। नेतृत्वलाई हामीले चाहिँ यसरी डिफाइन गर्न सक्छौँ। आई हेभ गिभन यु मेनी डेफिनेसन हियर। अहिले कहिलेकाहीँ के हुन्छ भनेदेखि we will be in confusion. What is the difference between leader and manager? Haina netritva ra vyavasthapak ka beech ma ke farak cha? Is leader a manager or is every manager a leader? Bhanda kheri confusion jasto huncha, tara leader ra manager ko beech ma farak huncha. Leader bhaneko chai akhere manager bhaneko chai administrator ho, usle kaam bishay haru lai arrange garcha, garauncha, karyanwayan garcha, tyasle ho प्रशासकको व्यवस्थापक भनेको। तर लिडर भनेको यो इनोभेट गर्छ, उसले इनोभेटर हो, उसले चाहिँ इन्भेन्सन इनोभेसन भएको कुरालाई टाक टुक्क मिलाउने मात्रै होइन, ऐन कानुन नियमको ठाक टुक कार्यान्वयन गर्ने, हराइ पराइ गर्ने मात्रै होइन, उसले इज एन इनोभेटर इन्भेन्टर, नयाँ कुरा सृजना गर्ने हो, यो सृजनशील हुन्छ। अर्को चाहिँ एट म्यानेजर टेन्स टु कपी, यो व्यवस्थापकले चाहिँ के गर्छ, नक्कल गर्छ, अर्कोले के गर्यो, एले के गर्यो, बीले के गर्यो भनेर नक्कल गर्छ। तपाईँहरूमा धेरैमा म्यानेजर हुने मात्रै गुण छ होइन, पास हुने मान्छेले कसरी पढ्यो, उसको नोट के, कति घन्टा पढ्थ्यो, तपाईँहरूलाई यो भ्रम छ कि यति भ्रम, त्यति पनि तपाईँले बुझ्नु भएको छैन कि करोडौँ मान्छेले त्यही गरेर अनि यो 900 लाख 900 हजार 900 जना फेल भइरहन्छ र एकजना सफल भएको हुन्छ। तपाईँ यस्तो मूर्ख मान्छे हो जसले त्यसको रेट अफ सक्सेस हेऱ्यो भने कति भयो त, 1 करोडमा एकजना सफल भएको हुन्छ अनि त्यो अरू 1 करोडले पनि त्यही गरेको तर फेल भइरहेको छ। त्यो मेथड त एकदम 99.9% असफल छ नि त होइन, एक त्यो 0.0001% मात्रै सफल छ अनि तपाईँ त्यसको पछि लाग्नुहुन्छ। अहिले फेल हुनुहुन्छ अनि पास हुने साथीको नोट भेला गर्नुहुन्छ, मैले यसरी पोइन्टमा लेखाएको थिएँ, माथि यस्तो नारा लेख्थेँ अनि यो गर्थेँ, सूत्र बनाएको थिएँ होइन, अनि अर्को वर्ष त्यही लेख्नुहुन्छ, अब तपाईँ कन्फर्म फेल हुनुहुन्छ किनभने द्याट इज मस्ट फेल्ड मेथड हो। त्यसरी तपाईँले आफ्नै बनाउनुपर्छ, अर्काको पछि लागेर हुँदैन, तपाईँ अर्को किन सफल भयो, अर्को कसरी यस्तो भयो, म तिमी जस्तो हुन्छु, म तपाईँ जस्तो हुन्छु भन्नुभयो भने द्याट इज टोटल्ली रङ। So you have to create of your own आफ्नै, त्यसैले तर व्यवस्थापक चाहिँ कहाँ पाकिस्तानमा के भएको छ, इन्डियामा के गर्यो, अर्को माइक्रोसफ्टको म्यानेजरले कसो गरेर सफल गर्यो भन्दै कपी गर्छ म्यानेजरले होइन, तर लिडरले चाहिँ कपी गर्दैन, हि ट्राइज टु क्रिएट न्यू होइन, मोर ओरिजिनल इन दियर स्टाइल्स भन्छ। लिडर हुनलाई चाहिँ के हुनुपर्छ, मौलिक हुनुपर्छ, अर्काको कपी गर्ने हुनु हुँदैन लिडर हुनका लागि है। अनि म्यानेजरले चाहिँ सिक टु मेन्टेन द इन्भाइरोमेन्ट, जे छ त्यो अवस्था कायम राखिराख्न चाहन्छ। असल म्यानेजर त्यो हो जसले के गर्छ, यथास्थिति अहिलेकोमा चाहिँ कुनै विचलन आउन नदिने कुरा मात्रै उसको जोखिम हुन्छ, आपूर्तिलाई कसरी व्यवस्थित गर्ने, मान्छेमा हरहर आउन कसरी नदिने, खाद्यान्नको निर्वाध उपलब्धता कसरी गराउने भन्ने कुरा चाहिँ म्यानेजमेन्ट हो भनेदेखि। अब लिडरले चाहिँ के गर्छ त भन्दाखेरि इन्भाइरोमेन्ट मेन्टेन गर्न होइन डेभलप गर्छ, नयाँ इन्भाइरोमेन्ट डेभलप गर्न खोज्छ, नयाँ वातावरणको निर्माण। अनि म्यानेजर ट्राइज टु कन्ट्रोल, उसले नियन्त्रण गर्न खोज्छ, अनि व्यवस्थापक के अरे लिडरले कन्ट्रोल गर्दैन। लिडरले के गर्छ, इन्सपायर ट्रस्ट, यसले चाहिँ विश्वास अभिवृद्धि गर्छ, नियन्त्रण गर्दैन, तिमी आफ्नै तरिकाले गर, म तिमीलाई विश्वास गर्छु भनेर त्यो कुराको सुनिश्चितता गर्छ, कन्ट्रोलमा मद्दत दिँदैन। त्यही भएर पुलिसले लठी चार्ज होइन, हवाई फायर, यो गर्न खोजिरहन्छ तर नेताले त्यसलाई कहिले पनि अलाउ गर्दैन नि, किनभने त्यो नियन्त्रणात्मक हो, त्यो पपुलिस्ट पनि हुनुपर्छ, त्यसैले ट्रस्ट बिल्ड गर्न खोज्छ त्यसले चाहिँ है। अब म्यानेजरले फोकसेस अन द प्रोसेस एन्ड सिस्टम, प्रक्रिया प्रणालीमा जोड दिन्छ व्यवस्थापकले भने, लिडरले चाहिँ त्यो प्रोसेस सिस्टम भन्दा पनि पिपुलमा फोकस गर्छ है, जनतामा आम मानिसमा अथवा कर्मचारीमा। सिम टु बी सर्ट टर्म थिङ्कर, म्यानेजर जहिले पनि अल्पकालीन सोच राख्ने हुन्छ भने लिडर चाहिँ के हुन्छ, लङ टर्म थिङ्कर हुन्छ होइन। अनि त्यसपछि गएर म्यानेजरले के गर्छ, आस्क हाउ एन्ड वेन, तैँले कहिले गर्छस् कसरी गर्छस् भन्ने उसको प्रश्न हुन्छ भने, उसले चाहिँ लिडरले चाहिँ आस्क वाट एन्ड वाइ, के गर्ने मात्रै, कसरी उसलाई महत्त्वपूर्ण हुँदैन, के गर्ने कहिलेसम्ममा गर्ने भन्ने सरकार हुन्छ। भ्यालुज रिजल्ट, व्यवस्थापकले रिजल्टलाई जोड दिन्छ तर भ्यालुज रिलेसनसिप, लिडरले चाहिँ सम्बन्धलाई बढी जोड दिन्छ। अनि व्यवस्थापकले रिस्क लिँदैन, लिडरले रिस्क लिन्छ है। अहिले नेकपाका धेरै मन्त्रीहरू माओवादी ब्याकग्राउन्डका छन् होइन, अनि उनीहरूले त्यो बेलामा जनयुद्ध यस्तो रिस्क नलिएको भए अहिले के, त्यो त हुँदै हुँदैनथे होइन। भनेपछि लिडर जहिले पनि के गर्छ, रिस्क लिन तयार हुन्छ। तर म्यानेजर चाहिँ रिस्क अभोइड, रिस्क मिनिमाइज, रिस्क नलिने कुरामा बढी केन्द्रित हुन्छ। सो देयर आर मेनी अदर्स, तपाईँले पढ्न सक्नुहुन्छ। यसरी नेतृत्व र व्यवस्थापकका बिचमा फरक हुन्छ। वी एक्सपेक्ट यु बिकम लिडर इन फ्युचर रादर देन ए म्यानेजर, तपाईँलाई हामीले चाहिँ लिडर बनाउन खोजेको है, त्यस्तो आफूमा विकास गर्नु पर्यो। अब नेतृत्व शैली भन्ने हुन्छ, लिडरसिप स्टाइल, यो चाहिँ विभिन्न खालको हुन्छ। एउटा त अटोक्रेटिक लिडरसिप, त्यो परम्परागत अथोरिटेरियन होइन, शक्ति जति आफूमा केन्द्रित राख्ने र नियन्त्रणात्मक ढङ्गले नेतृत्व गर्नेलाई हामी अटोक्रेटिक लिडरसिप, निरङ्कुश नेतृत्व शैली भन्छौँ। अर्को पार्टिसिपेटिभ लिडरसिप भनेको सहभागितामूलक वा प्रजातान्त्रिक लोकतान्त्रिक नेतृत्व हुन्छ, यसले चाहिँ सबै कर्मचारीलाई सहभागी गराउँछ निर्णय प्रक्रिया कार्यप्रणालीमा। अनि अर्को स्वच्छन्दतावादी लिडरसिप भन्ने हुन्छ, ल्यासोस्फेयर लिडरसिप, स्वच्छन्दतावादी नेतृत्व शैली, यो चाहिँ मतलबै नगर्ने होइन, ल जसरी गर्छौ यो सबै तिमीहरूले गर्ने हो, मलाई खालि नतिजा चाहियो होइन, यु क्यान डु एनी वे, तर नतिजामा पनि धेरै त्यति धेरै महत्त्व राख्दैन भने त्यसलाई चाहिँ स्वच्छन्दतावादी लिडरसिप भनिन्छ। यो लिडरसिप त्यति धेरै काम लाग्ने भएन, अटोक्रेटिक पनि भएन, पार्टिसिपेटिभ लिडरसिप आजको आवश्यकता हो, अझै कोलाबोरेटिभ भन्छ अहिलेको चाहिँ होइन। अर्को ब्युरोक्रेटिक लिडरसिप भन्ने हुन्छ, ऐन कानुन नियम प्रक्रिया आफूमा भएको अधिकार त्यो त्यो भित्र रहेर मात्रै नेतृत्व गर्ने भयो भने ब्युरोक्रेटिक कर्मचारी तन्त्रीय नेतृत्व हुन्छ। अर्को प्रभावी के अरे नेतृत्व शैली, प्रभावी भनेको मेनिपुलेटिभ लिडरसिप, मेनिपुलेटिभ भनेको चाहिँ सानो कुरालाई धेरै देखाउन सक्ने क्षमता भएको है, तपाईँको थोरै कामलाई पनि रेकग्नाइज गरिदिने, रिवार्ड गरिदिने, अर्गनाइजेसनले गरेको कामलाई बढीभन्दा बढी डिसिमिनेट गर्ने, मिडियामा पुर्याउने होइन, आफ्नो नतिजालाई बढाइ चढाइ गर्न देखाउन सक्ने खालको, त्यस्तोलाई चाहिँ मेनिपुलेटिभ भनिन्छ। धेरै हाम्रो लिडरहरू यस्ता पनि छन् होइन। अर्को विशेषज्ञ नेतृत्व शैली, एक्सपर्ट लिडरसिप भन्ने हुन्छ। एक्सपर्ट भनेको चाहिँ बेस्ट अन प्रोफेसनालिजम, बेस्ट अन एक्सपर्टिज, यो आफ्नो व्यवसायिकता विज्ञता विशेषज्ञतामा मात्रै जोड दिने, त्यसको आधारमा चल्ने नेतृत्व चाहिँ एक्सपर्ट लिडरसिप हो। यस्ता विभिन्न खाले शैलीहरू हुन्छ, दिस दिज आर द स्टाइल अफ लिडरसिप होइन, लिडरसिप स्टाइल भनेर हुन्छ। अनि त्यस्तै गरिकन अरू पनि छ, जस्तो यहाँ चाहिँ के भनिया छ भनेदेखि, कन्सल्टेटिभ लिडरसिप, परामर्शदायी, सबैसँग छलफल यस्तोमा गर्ने कुरा होइन। अनि लिडरसिप बाई पोजिसन भन्ने हुन्छ, पद भएपछि स्वतः नेता हुने, अहिले हाम्रो जस्तो नेतामा हुनुपर्ने गुण नचाहिने तर त्यो पद पाएपछि स्वतः नेतृत्व हुने। अर्को लिडरसिप बाई पर्सनालिटी, व्यक्तित्वका आधारमा नेतृत्व हुने होइन। अनि त्यसपछि लिडरसिप बाई फङ्सन, कामले नेतृत्व हुने, विभिन्न तरिका हुनु भए। अर्को डिरेक्टिभ, पर्मिसिभ र पार्टिसिपेटिभ भन्ने पनि हुन्छ, पार्टिसिपेटिभ माथि आइहाल्यो। डिरेक्टिभ भनेको निर्देशित नेतृत्व, कसैबाट गाइडेड, मेबी राजाको कालमा डिरेक्टिभ लिडरसिप प्रायः हुन्थ्यो होला। पर्मिसिभ भनेको चाहिँ यो आदेशमुखी होइन शैलीबाट चल्ने खालको पर्मिसिभ भनेको, पार्टिसिपेटिभ चाहिँ होइन सबैलाई सहभागी गराएर गर्ने नेतृत्व। सो दिज आर द भेरियस स्टाइल अफ लिडरसिप है। अब सिद्धान्त छन् लिडरसिपका, त्यसको डिटेलमा तपाईँ जान्नु पनि पर्दैन, यो त एक हप्ता पढे पनि सकिँदैन। मैले सर्व त्यो सिद्धान्त प्रयोगमा भएका सिद्धान्तका नाम र त्यो भनेको के हो भन्ने खालि एक सेन्टेन्स मात्रै। एउटा ग्रेटम्यान थ्योरी भन्ने हुन्छ, ग्रेटम्यान थ्योरी, महानायक सिद्धान्त, यसले के विश्वास गर्छ भने नेतृत्व जन्मैदेखि आउँछ, युग युगमा एकचोटि जन्मिन्छ है, र त्यसले पुरै सिस्टमलाई ओभरहाउलिङ गर्छ र नयाँ सिस्टम बसालेर जान्छ, जुन सिस्टममा अरू सयौँ वर्ष प्रणाली पद्धति शासन यो सबै चल्छ भन्ने मान्यता राख्छ ग्रेट म्यान लिडरसिप। यो चाहिँ अलिकति पुरातनवादी र यो बाई बर्थ लिडरसिपको उसमा चाहिँ ध्यान दिने सिद्धान्त हो, र यो यसो हेर्दा हो जस्तो पनि लाग्छ है। यो ग्रेट म्यान लिडरसिप भन्यो भने तपाईँले हेऱ्यो भने सिङ्गापुर अथवा तपाईँले मलेसिया अथवा तपाईँले चाहिँ यो के भन्छ साउथ कोरिया जस्ता देशहरू वा कुनै पनि देशमा भनौँ न जापानै भन्यो वा चाइनामा अहिलेको इकोनोमिक ग्रोथ हेऱ्यो भने जुन कुनै युगमा कुनै एकजना नेतृत्व आयो जसले त्यो सिस्टम बसालिदियो र त्योमा मुलुक चलिरहेको छ, प्रगति गरिरहेको छ। हो त्यसैले यो लिडर बनाउने पढाउने सिकाउने यो कुरा होइन, युग युगमा एकचोटि एउटा लिडर जन्मिन्छ र त्यो चाहिँ एक्स्ट्रा अर्डिनरी हुन्छ, सामान्य मान्छेभन्दा असामान्य चरित्रको हुन्छ र जसले समाजलाई एउटा प्रणालीबद्ध गर्छ र त्यही प्रणालीमा मुलुक चल्छ भन्ने चाहिँ ग्रेट म्यान लिडरसिप थ्योरी हो। अर्को ट्रेड थ्योरी भन्ने हुन्छ, गुण सिद्धान्त, ट्रेड थ्योरी। ट्रेड थ्योरीले के विश्वास गर्छ भने लिडरसिप हुनलाई निश्चित गुणहरू चाहिन्छ, त्यो गुणहरूको आधारमा मात्रै नेतृत्व हुन सक्छ, सबै मान्छेमा त्यो गुण हुँदैन, त्यस्तो गुण नभएको मान्छे नेतृत्व हुँदैन। तर यसले पनि फल्स एजम्पसन के गर्छ भने यो चाहिँ त्यस्तो गुण जन्मसिद्ध हुन्छ, मान्छे जन्मिँदै लिएर आउँछ, नेता जन्मिन्छ भन्छ यसमा पनि, माथि ग्रेटम्यानमा पनि जन्मिन्छ, तर ग्रेटम्यान युग युगमा एउटा एकाध जन्मिन्छ, यो चाहिँ हुन सक्छन् धेरै समाजमा, तर त्यस्ता नेता जन्मैदेखि नेताको गुण लिएर आउँछन् र ती गुण भएको मान्छे मात्रै नेतृत्व हुन सक्छ भन्छ ट्रेड थ्योरीले। अब त्यसलाई क्वेसन दिँदै व्यवहारवादी सिद्धान्त बिहेभियर थ्योरी आउँछ, बिहेभियरल थ्योरी। व्यवहारवादी सिद्धान्तले चाहिँ बिलिभ्स द्याट लिडरसिप इज लिडरसिप सुड हेभ नेसेसरी ट्रेड्स, गुण चाहिँ हुनुपर्छ, बट लिडरसिप इज नट बर्न, लिडरसिप क्यान बी मेड by teaching, by practicing, होइन यो काम गर्दै गएर अभ्यास गर्दै गएर र वा सिकेर पढेर तालिम लिएर नेतृत्व विकास गर्न सकिन्छ भन्ने मान्यता व्यवहारवादी सिद्धान्तले राख्छ। अब त्योभन्दा तल सबै हो, डेफिनेटली बाई बर्थ हुँदैन भन्ने मान्यतामै आधारित आधुनिक सिद्धान्तहरू छन्। सहभागितामूलक नेतृत्वको सिद्धान्त पार्टिसिपेटरी लिडरसिप थ्योरी, ए लिडर सुड मेक पार्टिसिपेट अल पिपुल इन द अर्गनाइजेसन ओर अल पिपुल सराउन्डिङ हिम द्याट मेक हिम ओर अल सक्सेसफुल लिडर, सहभागितामूलक नेतृत्व सिद्धान्त। अर्को परिस्थिति जन्ने नेतृत्वको सिद्धान्त सिचुएसनल लिडरसिप थ्योरी भन्ने हुन्छ। सिचुएसनल लिडरसिप थ्योरीले चाहिँ कुनै ट्रेड, कुनै पार्टिसिपेटिभ अप्रोच वा कुनै विधि प्रक्रियाका आधारमा निश्चित गुण भएको कन्सटेन्ट क्यापासिटी र गुण भएको नेतृत्व सधैँभरि सफल हुन्छ भन्ने छैन। नेतृत्वसँग फ्लेक्सिबिलिटी हुनुपर्छ, एडप्टेबिलिटी हुनुपर्छ, चेन्जलाई कोप गर्न सक्ने हुनुपर्छ र फरक परिस्थितिमा फरक तरिकाले चल्न सक्ने क्षमता हुनुपर्छ, त्यो नेतृत्व मात्रै सफल हुन्छ भन्छ। सो अल द ट्रेड्स अफ द क्यारेक्टरिस्टिक्स अफ द स्टाइल अफ लिडरसिप डु नट के भन्छ डु नट बी प्र्याक्टिकल इन एभ्री सिचुएसन। सो वाट स्टाइल, वाट ट्रेड्स एन्ड वाट प्रोसिजर्स अफ लिडरसिप सुड बी एप्लाइड इज डिटरमाइन्ड बाई सिचुएसन ओर कन्टेक्स्ट, त्यसैले त्यो अनुसार नेतृत्व चल्नुपर्छ भन्ने मान्यता चाहिँ सिचुएसनल लिडरसिप थ्योरी। अर्को चाहिँ पाथ गोल थ्योरी भन्ने हुन्छ, यो मार्ग लक्ष्य सिद्धान्त। पाथ गोल थ्योरी भनेको चाहिँ के हो भन्दा नेतृत्व असल सफल सक्षम त्यो हुन्छ जसले निश्चित लक्ष्य पहिले तय गर्छ र त्यसको मार्ग स्पष्ट डिफाइन गर्छ र त्यो लक्ष्यमा पुग्ने रोडमा म्याप जुन हो, मार्ग जुन हो, त्यसमा स्ट्रिक्टली हिँड्छ भनेदेखि त्यस्तो नेतृत्व चाहिँ सफल नेतृत्व हुन्छ भन्ने चाहिँ पाथ गोल थ्योरी भनेर यो लक्ष्य मार्ग मार्ग लक्ष्य सिद्धान्तले भन्छ। भने कन्टिन्जेन्सी थ्योरी आकस्मिकतावादी सिद्धान्त, आकस्मिकतावादी सिद्धान्त अहिलेको सिचुएसनल थ्योरी जस्तै हो, यसले पनि परिस्थिति अनुसार नेतृत्वले फरक गुणको फरक अवस्थामा अभ्यास गर्नुपर्छ। यो हरेक कुरा चाहिँ आकस्मिकताले निर्धारण गर्छ, न कि प्लानले काम गर्दैन, प्रोग्रामले काम गर्दैन भन्ने मान्यता राख्छ। र अर्को चाहिँ यो के अरे कारोबारी नेतृत्व ट्रान्जेक्सनल लिडरसिप भन्छ। ट्रान्जेक्सनल लिडरसिप यानि कि कारोबारी नेतृत्व भनेको चाहिँ के हो भनेदेखि द लिडर द्याट इज सक्सेसफुल टु प्रड्युस रिजल्ट। अरू गुण भएर प्रणाली शैली भएर मात्रै हुँदैन, नतिजा अधिकतम निकाल्न सक्ने नेतृत्व चाहिँ ट्रान्जेक्सनल लिडरसिप हो भने, अर्को चाहिँ लास्ट चाहिँ ट्रान्सफर्मेटिभ लिडरसिप भन्ने हुन्छ। त्यो ट्रान्सफर्मेटिभ लिडरसिप भनेको के हो भनेदेखि समाज बिहेभियर वातावरण नियम प्रणाली सबैलाई रूपान्तरण गरिदिन सक्ने, ओभरहलिङ गर्न सक्ने, सोसल कल्चरल पोलिटिकल इकोनोमिक ट्रान्सफर्मेसन ल्याउन सक्ने, स्ट्रक्चरल ट्रान्सफर्मेसन ल्याउन सक्ने लिडरसिप चाहिँ ट्रान्सफर्मेटिभ लिडरसिप हो। अहिले हाम्रो आवश्यकता ट्रान्सफर्मेटिभ लिडरसिप हो। यस्ता स्टाइलहरू हुन्छन् र लिडरसिपको कला स्किल के हुनुपर्छ लिडरसिपमा भन्दाखेरि ह्युमन टच भन्छ के, ह्युमन टच मान्छेलाई छुने कला हुनुपर्छ। त्यो ह्युमन टचको एभ्रिभेसन हो यो भनेको चाहिँ एज भनेको हियर हिम आउट, सबैलाई सुन्ने क्षमता हुनु पर्यो। हियर हिम आउट भनेको यु भनेको अन्डरस्ट्यान्ड हिज हर फिलिङ या हिज भन्ने शब्द सबैमा यो पुल्लिङ्गी शब्द प्रयोग भएको छ, दुइटैमा प्रयोग हुन्छ। आज भने यो तपाईँले चाहिँ नेत्री फल्नाले यसो गर्दै छिन् भन्न पाइँदैन, होइन, यो पुल्लिङ्गी शब्द नै प्रयोग गर्नुपर्छ है। त्यसैले यो हि भनेपछि महिला पुरुष दुइटालाई बुझ्ने गरिरहेको है, महिलाहरूले चित्त नदुखाउनु। सो हियर हिम आउट यु भनेको अन्डरस्ट्यान्ड हिज फिलिङ हर फिलिङ अथवा डियर फिलिङ बनाउनुहोस् यो सबैलाई, होइन, उनीहरूको भावनालाई बुझ्ने क्षमता कला हुनु पर्यो। मोटिभेट देम उनीहरूलाई उत्प्रेरित गर्न हुनु पर्यो। अनि ए भनेको एक्टिभेट एन्ड एको नलेज, उनीहरूलाई जागरुक बनाइराख्ने र उनीहरूको प्रगति उनीहरूको कामलाई आत्मसात गर्ने। अनि एन भनेको चाहिँ नोट हिज एन्ड हर नोट देयर डिफिकल्टी, उनीहरूको समस्यालाई बोध गर्ने हुनु पर्यो। अनि त्यसपछि गएर टी भनेको ट्रेन एन्ड ट्रस्ट देम, उनीहरूलाई तालिम देऊ, सक्षम बनाऊ र विश्वास गर। अनि ओ भनेको ओपन देयर आइज, उनीहरूको आँखा खोलिदेऊ, कुनै पनि जटिलता समस्या इग्नोरेन्सबाट उनीहरूलाई चाहिँ ज्ञानमा ज्ञान देऊ र उनीहरूको आँखा खोल, ओपन देयर आइज। यु भनेको अपहोल्ड इज आर स्ट्याटस अथवा देयर स्ट्याटस एन्ड डिग्निटी, तिमीले नेतृत्व यस्तो हुनु पर्यो कि आफ्ना मानवका कर्मचारीहरूको स्ट्याटस र डिग्निटीलाई वृद्धि गरिदिनु पर्यो, हैसियत सम्मान यसलाई बढाउनु पर्यो। अनि त्यसपछि गएर सी भनेको चाहिँ कन्ट्याक्ट हिम पर्सनल्ली एन्ड रेगुलरली, आफ्ना कर्मचारीसँग व्यक्तिगत रूपमा र नियमित रूपमा सम्पर्कमा रहनु पर्यो। अनि त्यसपछि एच भनेको चाहिँ अनर देम एज ए पर्सन, सबभन्दा पहिला आफ्ना मानिसहरूलाई व्यक्तिका रूपमा अनर गर, आदर गर, सम्मान गर। सो ह्युमन टच हुन्छ, यस्ता स्किल हुनुपर्छ एडमिनिस्ट्रेटिभ लिडरसिपसँग भनेर। यसरी अब नेपालमा पोजिसनल लिडरसिप हुन्छ, जो पदमा पुग्यो स्वतः लिडर भइहाल्छ, तालिम प्रशिक्षण प्रभावकारी छैन, सर्वपटला व्यवस्थित र पूर्वानुमान योग्य छैन, जसले गर्दा लिडरसिप डेभलपमेन्ट इफेक्टिभ छैन, परम्परागत नेतृत्व छैन। हामी खास गरी अथोरिटेरियन लिडरसिप कोएर्सिभ लिडरसिपमा बढी ध्यान दिन्छौँ, राम्रो कामको जस लिने र नराम्रो कामको अब जस अर्कालाई थोपर्ने बानी छ, अधिकार प्रत्यायोजन गर्न नचाहने केन्द्रीकृत मानसिकता हामी कहाँ छ, नेतृत्वमा व्यावसायिकता विशेषज्ञता विज्ञता छैन, लहरको भरमा निर्णय गर्ने प्रवृत्ति छ, त्यस्तै गरिकन दूरदर्शिताको पनि अभाव छ, स्ट्राटेजिक लिडरसिपको अभाव छ, हामी कहाँ त्यस्तो दृष्टिकोण छैन। अर्को चाहिँ राजनीतिको हावी भएकोले प्रशासनिक नेतृत्व व्यवसायिक भन्दा पनि राजनीतिक इन्फ्लुएन्सबाट बढी प्रभावित भएको हामीले देख्छौँ। नेतृत्वमा संचार सिप, द्वन्द व्यवस्थापन सिप हुनुपर्ने, त्यो कम्युनिकेसन स्किल र कन्फ्लिक्ट म्यानेजमेन्ट स्किल कमजोर छ। हाम्रो नेतृत्वहरू प्राय के छ त भन्दा परम्परागत सोच मूल्य प्रवृत्ति बोकेको कन्जर्भेटिभ लिडरसिप छ, र त्यसपछि चेन्ज रेसिस्टेन्ट छ, परिवर्तनलाई प्रतिरोध गर्ने खालको छ हाम्रो नेतृत्वमा। र यो नेतृत्वमा अलिकति सेन्स अफ ह्युमर अनि त्यसपछि ह्युमन रिलेसन स्किलको पनि अभाव छ, मानव सम्बन्ध सिपको पनि कमी छ भनेदेखि एउटा सेन्स अफ ह्युमरको पनि कमी छ। र कोलाबोरेटिभ अप्रोच अफ लिडरसिप, नेतृत्वमा साझेदारी ढाँचा अथवा साझेदारी शैलीको पनि कमी छ, यस्ता खालका समस्याहरू छन् भनेर अहिले यति गरौँ, अब एउटा यो के बाँकी थियो भने डिसिजन मेकिङ बाँकी थियो यसमा, होइन त्यो छोटो छ, त्यसलाई चाहिँ भोलि गरौँ ल। अब भोलि करिब करिब हामीले यो च्याप्टरको सक्नुपर्ने छिटो अब यो पढाउन पढिराख्नुहुन्न कि तपाईँहरू घरमा बसेर पढ्ने। तपाईँ यतिर अपडेट छ यो महामारी, अहिले बिहानमा आउँदाखेरि 1,94,000 थियो, अघि हेरिरहँदा 97,000 पुगेछ। हामीले एक घन्टा पढ्दै गर्दाखेरि 3,000 मान्छे सङ्क्रमित भइसक्यो। डेथ रेट हेर्नुहुन्छ भने 9% पुगेको छ अहिले, होइन, भनेको 100 इन्फेक्टेडमा 9 मान्छे मरिराखेको छ। तर यो फाइनल केसमा सर्ट आउट केस भनेको जो डिस्चार्ज भएर मरे, हस्पिटलबाट कति फर्कियो कति मरे भन्ने हेर्दा चाहिँ त्यसमा 9% को आरआरमा पुगेको छ। अननियमित त 4% को आरआरमा छ। इटालीमा मात्रै हेऱ्यो भने चाइनाको तुलनामा धेरै हाई छ, 5-6% त्यहाँको चाहिँ बिरामी भएको डेथ रेट छ। इटालीमा त 80 वर्ष माथिको मान्छेले उपचारै गर्न छोड्यो, ठाउँै छैन त्यहाँ, होइन, 80 माथिको मर्छ भनेर छोडिदिनु खालि। हिजो एउटा स्टोरी पढाएको थिएँ, अब हस्पिटल लगेपछि सकियो कि, भनेको अब आफ्नो मान्छेले भेट्न पनि पाउँदैन, मऱ्यो भने त्यो दाह संस्कार गर्न पनि पाएन, सर्ने भएको त्यो दिने लास दिँदैन, होइन, इन्फेक्टेड भएर लिएर गएपछि उतै उतै बिदा हुन्छ। अहिले चाहिँ एउटा त्यो के अरे संस्थाले लेभ गरेर पैसा उठाएर ट्याब्लेट किनेर त्यो बिरामीहरूलाई बाँडेर अनि यो सोसल मिडियामा चाहिँ हेर्ने कुरा गर्ने अन्तिम बिदाई गर्ने यस्तो भइरहेको छ। यस्तो दर्दनाक स्थिति छ र नेपालमा त यो आयो भने त्योभन्दा भयङ्कर दर्दनाक हुन्छ। र आउन पनि हिजो मात्रै 230-235 कति कतारले रिपोर्ट गरेको छ नेपालमा, है, एयरपोर्टमा यसो स्क्यान गरेर ती सबलाई घर पठाइदिइसकेको छ। 14 दिन त क्वारेन्टाइनमा राख्नु पर्थ्यो, होइन, त्यत्रो इन्फेक्टेड कन्ट्रीबाट आएको सरासर पठाइरहेको छ। पशुपतिनाथले हो बचाएदेखि बचाउने, अनि हिजो पार्लियामेन्ट्री कमिटीमा गएकोमा त्यहाँ सांसदहरूको कुरा सुन्नुपर्छ, एकदम आफैलाई त्यो चाहिँ लाज लागेर आउँछ कि, भनेको मतलब हामीलाई केही पनि हुँदैन, नेपालीलाई कोरोना लाग्दैन, यस्तो पार्टनर बसिरहेको छ। स्टेटस यो प्रिपेयरनेस तपाईँ